بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين نبينا محمد وعلى آله وصحبه أجمعين، ومن سار على نهجه واهتدى بهديه واستنى بسنته إلى يوم الدين. أما بعد، أعوذ بالله من الشيطان الرجيم. واذكروا نعمة الله عليكم وميثاقه الذي واثقكم به إذ قلتم سمعنا وأطعنا واتقوا الله إن الله عليم بذات الصدور. الله سبحانه وتعالى وحي قربني واذكروا نعمة الله عليكم يباميهم يباميهم كما اتشبع الله نعما هدم قراءه وميثاقه الذي واثقكم به ادي اكلانگ تيبامي هن ناكوري احدو اشاور احدو كشاور تيبامي هن عندما قرآ آشه اذ قلتم سمعنا واطعنا اي تيبامي هن بنهند تمنى من عدوها فيمو ادي تيامن جن فيمو واتقوا الله تيبامي هن الله تيامن تريو آشه تقوى بريو آشه الله بروايت آشه ان الله عليم بذات الصدور اما كشاورون আল্লাহ সুবহান ওয়া তাআলা ইত্তাহু গাওয়া কান্তাত্ত মোলাদ্দেন ওয়াডিগম ওয়া রাসকালাঙ্গে আল্লাহ মিয়াতগম ওয়াহি কুরবানি তিয়াবামি হুগম আচ্চাই কেরাঙ্গে দেব্বি নিয়মাই কেরাঙ্গে দেব্বি নিয়মাই তিয়াবামি হুগম হাদম কুরাহে এই ইসলাম কমগে নিয়মাই হিদায়াত গে নিয়মাই এই এই আল্লাহ সুবহান ওয়া তাআলা ইনসান কা দেব্বা এমনি বড় নিয়মাই এই হিদায়াত গে নিয়মাই স্বর্গে মাগু স্বর্গে অনমুগে তাওফীক আল্লাহ সুবহানাহু ওয়া তাআলা এনা দেবুন এই দুনিয়াকে আল্লাহ ইনসান আয় দেবা এম বড় নিয়ম আয় আল্লাহ হাই কোরআন এ নিয়ম আয় তেবামি হুম হান্দু মা কোরআন আসে আদি আল্লাহ তেবামি হুম না বেফাবা আহদু কাশাবার তেবামি হুম এ ইসলাঙ্গলা হান্দু মা কোরআন আসে এ আহদাকি এই বাইং ইলমের মিদালবানি এই আল্লাহ সুবহানাহু ওয়া তাআলা আরওয়াহুল আলাম গা ইত্তেবি আহদে এই গুরুমান কে আহত গবাহ কে বয়ান করা বয়ান এই ওয়া ইজ আখাযা রাব্বুকা মিন বানি আদম মিন যুহুরিহিম এ আয়াত গো আল্লাহ নি কুরবানি ইনসান হেদম গ কুরিগা আদম আলাইহিস সালাম আদম আলাইহিস সালাম হামে কেন আদম আলাইহিস সালাম হাদদা আদি হেন হেন ইনসান হেদম গ কুরিগা আল্লাহ সুবহান ওয়া তাআলা হুরিহা ইনসান নিরুবি আদম আলাইহিস সালাম গ কিবান এই গুরুমান কে বাহ কে আঙ্গা এ আদি ইনসান নাই কান তাসাদর ন কুরবনাস হাদিস গে বিনা দিয়া বলে তাফসীর কো আল্লাহ সুবহান ওয়া তাআলা আদম আলাইহিস সালাম হাদদা এ কালেগ ফান গ খানাত ও আর কাশি গ আই ফির মায়ালে এ হিন্দু গ হরিহাস ওয়ারগ ওয়ান তাবের নি কুমে গেন দিয়া আদি আল্লাহ সুবহান ওয়া তাআলা আদম আলাইহিস সালাম গ ওয়াই ফরাত গ ওয়াই ফরাত আর কাশি গ আই ফির মায়ালে বি নার কাওয়ান তাবের নি কুমে জে কিয়ামতা হামে আল্লাহ হাদদান হরিহা ইনসান হাদদা দেন আদম আলাইহিস সালাম আল্লাহ মচ্চং ফুল্লে আদি আদম গে দারিন তং আদম আদম গে ফান দক্কওয়ালে কিয়ামতা হামায়া আন্নান হাবায়া তাঙ্গাল গন মস্তিবে এ হুরিহা এমেন হাদদা আদি আদম আলাইহিস সালাম দক্কওয়ালে বি হুরিহা মচ্চং ফুল্লে ওয়াফা হুরিহা এমেন দক্কওয়ালে আদম আলাইহিস সালাম আদি আদম আলাইহিস সালাম ইতরম পেনি ওয়াডায়া গই গোত্তাকেন হেন দিল্লি পাওয়া বাত্তি থাকে মচ্চ নেঙ্গে হিন্দু আল্লাহ সুবহানাহু ওয়া তাআলা আদম আলাইহিস সালাম মচ্চ নেঙ্গে হিন্দু গা কালিক ফান সেনি ওয়াডাকে নেই ওত্তা চিং হেন দিল্লি ফা বাত্তি তাকে আদম আলাইহিস সালাম সওয়াল করবি এই কুমবাই তোয়ে আল্লাহ ভাই কুরবানি এই নবী বে কালুম নে নবী বে কালুম আল্লাহ দেখকে নবী বে কালুম তবস আদম আলাইহিস সালাম এতানো গো আল্লাহ সুবহান ওয়া তাআলা বানি হুরি হ্যা ইনসান ওকে বাই আহুদে গিত পাওয়া এই গুরুয়ান গো আল্লাহ ভাই কুরবানি আলাস্তু বি রাব্বিকুম ইমান আল্লাহি তিবামি হে বে রাসকালাং গে নুং হাইয়ে এহি এমমে এঙ্গাড কব্বালা നൂണക്കെ തീ അളമെങ്കിൽ ഒരു റസ്കലാണ് തനുക്ക് ഇൽമേരും വിതാളവനി അല്ലാഹു സുബ്ഹാനഹു വതആല തൗഹീദൻ ഇഖ്റാർ ഖുറുവിയെ ഹുരിഹായമ്മ തൗഹീദൻ ഇഖ്റാർ ഖുറുവിയെ ഈ തൗഹീദ് ഗ ദേബാവതക ഈ റുബൂബിയത ഉലൂഹിയത മിതാങ്ക അസ്ലു ലഫ്സേനി റുബൂബിയ ഹന്നമസ് ഉലൂഹിയത ഗ മാന ഇകുലവേ ഗതൻ അല്ലാഹു സുബ്ഹാനഹു വതആല അഹ്ദു കശവർ ഖുറുവി ഇതാങ്ക ഇന ഇൽമേരും വിതാളവനി ഏ മിതാങ്ക അഹ്ദു ഗ മുറാദതി അല്ലാഹുവനി അഹ്ദു വിപ്പവാഫ മാ കുരിൻ അഗണ്ടം ഹെദ്ദേമുഗ സ്കുരിൻ എ അല്ലാഹു സുബ്ഹാനഹു വതആല ആദം അലൈഹി സലാം ഹദ്ദവ ആദം ഗ ഫാനു ഗ ദരി ദരി കൊ ദരി ഫസ് കൊ നെരുദി ഏ ഇകനാങ്ക ഫസ് ഏ കമൻ ഏ മിയറാജ് അറവടൈ ഗ നെരേ ഗ റസൂലുള്ളാഹി സ്വല്ലല്ലാഹി അലൈഹി വസല്ലം ആദം ഫാനസ് ബദ്ദൽ കുര බෑවරණ අභිවේ කරන අබද්දල කුරේ නරකයාගේ මන්දරක දෙක වඩාගෙන නරකයාගේ මිහුම් වන්නේ කොහොමද කොහොමද අදි නැයි අදිනුවද එකම කෙලි පාන් දෙක වඩාගෙන අල්ලාහ් කුර දුම් මන්ද කෙලි පාන් දෙක යමු අමයි ෆදා ආදම් අලයිස් සලාම ඉන්සානු හෙද්දම කුරින් ගියාම තන් අන්නා නැහැ බෑ කො අල්ලාහ් සුබ්හානහු තාලා දෙක යමු එයි එක දැන් කුර දුම් මන්ද කම කුර දුම් මන්ද කම අද එකලංගේ වණිය මිහුම් කිමෙන් අහතු කසවර කොක්වා දෙන් එකන් හදාන් කොත් දෙමු මතක අල්ලාහ් සුබ්හානහු තාලා නබීබේ කලුම කොනු වන නබීබේ කලුම කොනු වන අල්ලාහ් සුබ්හානහු තාලා රසූලුල්ලාහ් සල්ලල්ලාහු අලයිහි වසල්ලම හැමයි නබීබේ කලුම එකලාගේ කොනු වී ඒ අහුදු කෂවර හඳුම කොත් දෙමු මතක අහුදු කෂවර හඳුම කොත් දෙමු මතක ඒ එබ්බෙස් ඉන්සාන කොහඳුම එන්නේ එතන ගතිවන්න අල්ලාහ් ගාදරතුක අහුදු වී කන එහෙන් පරාත කල්කන් නුකුරාන කම අමයි කන අල්ලාහ් අල්කන් කුරාන කම අහුදු වසවනි හුරිහා ඉන්සාන කාෆරුන් වෙ සුරිහා එන්නේ අහුදු වසවනි අල්ලාහ් ගාදරතුක දැන් අල්ලාහ් සුබ්හානහු තාලා ඒ අහුදු කෂවර හඳුම කොත් දෙමු මතක නබී බේකලු කොනු වැපේවන එහදු හඳු මකො දෙව මත්තකා තෙන් එහදු බනකො එෆරගස් මිහුම් එයි අල්ලාහ් සුබ්හානහු තාලා බෑමන අසාබ් දෙ බාන මිහුම් එමි හනක වෙස් පහන ආයි දෙන්න දෙකේ එයි බයන් ඉල් මෙර විදාල් වන මි ආයතික මුරාද කි මි ආයතික අහදු කෂවරුග මුරාද කි ඒ අහදු කෂවර අදි බයන් ඉල් මෙර විදාල් වනි මි අහදු කෂවරුග මුරාද කි එයි බයතුල් අකබායි බයතුල් අකබායි රසූලුල්ලාහි සල්ලල්ලාහු අලයිහි වසල්ලම් මක්කා ගහුන නයිරුගා මදීනාය එකලිෆන් දවත් ෆෝර කොද්ද අදි මදීනාගේ වරක්ගින බයක ඉස්ලාම් එයි එකලිෆන් අදි හිජර කුරමුග කුරින් දැන් හජ්ජ මූසුමුග දෙ හජ්ජ මූසුමක රසූලුල්ලාහි සල්ලල්ලාහු අලයිහි වසල්ලම් ෆර්බල්තහු තෙරේග වාදියෙක්ගේ තෙරේග එකලේග පානු බයතෙන් අහදෙන් දිප්පරි මදීනාගේ අහලවරගේ කිබා සිරුම් එයි මක්කාගේ මුෂ්‍රිකුන්න නේගේ කොට සිරියාතු එකලේ පානු බයතෙන් ඉත්තේයි දෙ බයතෙන් ඉත්තේයි එයි බයතුල අකබා ප්‍රථම බයතුල අකබාය දෙවන බයතුල අකබා නිතාගේ මුරාදකි බයෙන් ඉල්මර විදාවනි ඒ බයතුල අකබාය අදි බයෙන් ඉල්මර විදාවනි නුනකේ නිතාගේ මුරාදකි හැම ආම බයතේ රසූලුල්ලාහි සල්ලල්ලාහු අලයිහි වසල්ලම් අයි කුලග මච්ච අස්හාබ කරු හිප්පා ෆවා ආම බයතේ එයි අල්ලාහ් එක්කවන්ත කුරුමෂා අදි කලංගිය ඉබ්ස් බෑවරිය කුණු කුරුමා ඔක්කව අහදු කෂවර නිතාගේ මුරාදකි කොම්මියකස ඒ හුරිහා අහදු කෂවර නිතාගේ شام اي الله وكي خاص احد كشور نو متانغا بيان قران رحماني الله سبحانه وتعالى انسان ان كي باين هيتوي حري ها باي احد كشور ني كي شامل وان الله مي قرباني يا بامي هو الله التقوى رواش ادي الله هيتو غوا كان تتم مولا دين ودغن با رسكلانج يا ايها الذين امنوا كونوا قوامين لله شهداء بالقسط ولا يجرمنكم شنآن قوم على ألا تعدلوا اعدلوا هو أقرب للتقوى واتقوا الله إن الله خبير بما تعملون اي امام بجميستكنه يباميهم انسافر غتوغا الله التكا هيكيدني بايگه غتوغا قائم واش انسافر غتوغا عدلوري غتوغا الله التكا هيكيدني بايگه غتوغا واش ابهي دينوغه حريها كمگگا දෙදුවරි ඉන්සාෆරි හෙක්කෙතිය බෑන් හොදේශ හුරිහා කමෙක්ක අල්ලාහ් වහී කුරබනි වලා යජ්රිමන්නකුම් ශනආනු ഖൗමින් අලා අල්ලා තඅදිලු අදි බයෙක්ගේ දුෂ්මනුකං යබෑමීහුන් ලබ්බ නිකං හුරියනු දේශේ එයි තියබෑමීහුන් අදුල්වරි නෝම බයෙක්ගේ දුෂ්මනු කමුගේ සවබුන් තියබෑමීහුන් අදුල්වරි නුවා කමෙක් කමක එකන්න හදාශ බයෙක්ගේ දුෂ්මනීකං බයකා තියබෑමිහුන් ඔය දෙකොළුවෙරිකං එකං නහදාශේ තියබෑමිහුන් අදුළුවෙරි නෝමුගේ සබබක අදුළුවෙරි නෝමුගේ සබබක මිසාලක තියබෑමි මක්කා මොෂ්‍රිකුන් දෙක එවැනි රුලියස් මිහුන දෙතරක දාවිතරක නෙබෝත තියබෑමිහුන් එබෑමිහුන් දෙතරේක එහෙන්නම තියබෑමිහුන් එබෑමිහුන්ගේ මච්චක් ගදකන් දිවේ දවහුග يبامي حضوري ہے گوتے نہ تھا انصاف کما ہے کو کرتا قران رسول اللہ صلی اللہ علیہ وسلم مکہ فتح کر بھی دو ہوگا عثمان بن طلحہ عثمان بن طلحہ کیا بے کلے اے ایک دے فان گتو رگے پھل گے تھال دانی عثمان بن طلحہ کلے ایک فان تھال دانی نو دین دے گے پھل گے تھال دانی نو دین دے گے کلے فان دو فا گوس میری گے پھل گے پھرا آلو نو گے پھل گے پھرا آلو مچن ہری එහෙනම් අලිගේ ෆාන් වඩයාගෙන් කරේ ෆාන් ගදකම අතුලේ විතර ගන්න. ගදකම තලනට ඇතුලේ. Then Tanrı Aleyhisselatü Vesselam ve Resulullah Aleyhisselatü Vesselam ayetlerdi. Ve bir her Kur'an'a ait bağ var efendim. İnne Allah'a ya'murkum an tu'addul emanati ila ahliha. Allah amur kurabbay emanayı ehlilerine ada kurma. Niye de efendim Resulullah Aleyhisselatü Vesselam Mekke'ye muşrikler maçakka da vekemiz var. Ehen namaz kalifan Osman bin Talha gwalaba kalifan talaba de hawal kurabi adi vidalu mi tiya bayam ke amanate ke qiyamata hamaya tiya bayam ke kibay mi talna de ebbes mi kana tenu le vene ei e kabila ke mi matu talna de adi adadda e mi kabila ke mi da e ro adi islam de smu ye ne ehen namaz islam na muslimun na allah amur kurabi wani tiya bayam ke adi bayaka de kolu veri kamu gavias adulu veri gotu ga kantak kura e mi na de tere এবাৰ আমি হে দেখুৱাৰ কামকে চাবাব আদুলবাৰী কাম ফিলাগেন দা চাবাবে কাম কানা হাদাস এবাৰ আমি হে কিবা আদুলবাৰী কাম ফিলাগেন দা চাবাবাকা এবাৰ আমি শুনা বাইক কে দেমে দুগা এবাৰ দেখুৱাৰ কাম এবাৰ আমি শুনা হাদাস আল্লাহ হাই কৰবা আলা ইজরিমন্নাকুম শানাআন ক্বামিন আলা আল্লা তাআদিলু ইআদিলু এবাৰ আমি ইনসাফে রিওয়াহে হুয়া আকরাবু লিত্তাকওয়া এগতে এমমে তাকওয়ায়া কায়ারিগে মানি واتقوا الله تبارك الله تقوى رواشه ان الله خبير بما تعملون امكرهم الله سبحانه وتعالى تبارك قرا كنت مولدين ودغن وارس كلاجه وعد الله الذين امنوا وعملوا الصالحات لهم مغفرة واجر عظيم ادي الله سبحانه وتعالى ايمان بالصالح عمل كرميهن وعد ودغن فيوني تبارك فافه السماء بودغن واجر واكمه ايهن فافه السماء بودوگم وا اجر ہوری کما اللہ ونی وعدو بودگم تے ان اللہ لا یخلف المیعاد اللہ سبحانہ وتعالی کلاں کے وعدہ کا خلاف ہو نو گنوا کلاں کے کلاں کے وعدہ کا خلاف ہو گنوا فرات نو ایم تے دیوری بس کلا کی اللہ کے بس ان استقل حدیث کتاب اللہ اللہ کے بس ای ایم تے دی بس کلا بول تے دی بہن اللہ کے بس اللہ ونی ان گوافا ایمان و صالح عمل کرمی ہننا ফাফা বুসেওমা আদি বড়ুবে গেমবা আজুবে বহি সুবরুকে এবাবি না পুরি কাম কলাঙ্গে বানি বাদু বড়ু গেমবা কলাঙ্গে ওয়াদা খিলাফ উন্ন কোন নারাস কলা ওয়াল্লাযিনা কাফারু ওয়া কাযযাবু বিআয়াতিনা উলাইকা আসহাবুল জাহিম আদি কাফারু ইমান আল্লাহ গ আয়াত দগু পুরি মি হুন দন্নাশে এমি হুন নাকি এই নরকায়গা হলু বেরিনে এমি হুন নাকি নরকায়গা হলু বেরিনে কাফারু ইমান আল্লাহ গ আয়াত দগু পুরি মি হুন يا ايها الذين امنوا اذكروا نعمه الله عليكم اذ هم قوم ان يبسطوا اليكم ايديهم فكف ايديهم عنكم واتقوا الله وعلى الله فليتوكل المؤمنون اي ايمان وجه مستكون يبامهم متشبع الله بنيمه عند مقراش اي نعمتك اي اذ هم قوم بايكو ادونه ان يبسطوا اليكم ايديهم يبامهم نادما لهم اتفطر علما انما فكف ايديهم الله سبحانه وتعالى يبامه كبن منهم اجتدر قربيه واتقوا الله الله تبارك وتعالى من تقوى الرواش وعلى الله فليتوكل المؤمنون ادي مؤمن وكيل قرن جهني هم كان الله شيء ني ايتك مرادك ني ايت باوالوني ني ايتك سبب النزول ده هيكم علم رنگ بہت دی واہ کے بیان کو اب واہ کے کی دی رسول الله صلى الله عليه وسلم مکہ ود ودا گنوان ایروگا ലഷ്കർ എക്കലേഖാൻ വടയാഗത്തി ഉമ്രായ ഹുദൈബിയാഗ മഖാമ എക്കലേഖാൻ മണിക്കോ ലഷ്കർ മുസ്ലിമുന്ന ഹമലാദിന മട്ട എഹെൻ നമവസ് എമിഹുന്ന ഹമ വാസിലു മുക്കുറിൻ അല്ലാഹു സുബ്ഹാനഹു വതആല എബാമിഹും ബി ഖബർ റസൂലുള്ളാഹി സ്വല്ലല്ലാഹു അലൈഹി വസല്ലം ദബ്ബമിഹും അംറായല മക്കായ ദിമാ റസൂലുള്ളാഹി സ്വല്ലല്ലാഹു അലൈഹി വസല്ലം കൈഗസ് കേല്ലമന്ന ഗോറ എയ് എമ്മാ നിഹായ ای بیاکو مومنوں نن ہمرا دین من ادنو انما اللہ سبحانہ تعالی نے اجت منا کرے مومنوں کے بیان انم مانے کہ انے سبب نزول کی رسول اللہ بیان ان میرے بیدال ونی رسول اللہ صلی اللہ علیہ وسلم ذات الرقاء یا ہنگرا میں کون کرے فان وڈا گنوم اکلے کہ فان قیلولا کے وقت اے بہی مندر اومگ ہند کولے کرین را گن کے اگار جہان ہارگا نہار گو گتو منان اگار جہان ہارگا اکلے کہ فان anang ara hamauni badiyaka waraggas dina badiyaka den kailula kurmaki sunnate mustahab gamba kailula kurmaki ebahi ebagotu aram korle unni dunaka ebagotu osobelu ei mustahab gamba kana kama rasulullah sallallahu alaihi wasallam hadis ukura la දැන් එතනම් මඩ කොල්ලවක් රසූලුල්ලාහි සල්ලල්ලාහු අලයිහි වසල්ලම අස්සාවේ කලම් පිටුර වැඩගෙන ෆී ගස්කහුගේ හියලා ආරාම කොල්ලවම් දෙවි රසූලුල්ලාහි සල්ලල්ලාහු අලයිහි වසල්ලම කුන්නාරු ගහෙක්ගේ හියලා වැඩගෙන ඒ කුන්නාරු ගහේ කැලේ කණුක කණි එළුවාලබ්බ කණි අලවාලබ්බ සිතලේ පානේ කුන්නාරු ගහුගා එකලේ පානු සිතාං ඔසෝ වැඩගෙන ඉරකොළකම් ආරාවින්ගේ විහකු ඈසකලේ පානුක කණි කණි කොළ ඒ ගහුන් නංගව එකලේ පාන කණි උරෙන් ධම්මවැ තමයාගෙන එකලේ පාන අදිම කණි නගයන් වුණානක එකලේ පාන හේ කුල දෙබෙවුනි එහෙනම් එකලේ පාන අස්සාවබේ කරන ගොවැලෙත් අස්සාවබේ කනුන් එදුව බල එදුව වැඩගෙන බල්ල වැලෙ පිරු ආරාබිගේ මියකු මෙහෙදි එකලේ පානුක ගෝ කොළුග කණි උරෙන් තමයාගෙන එහෙනම් ආරාබි මිහා මිපුරණි අල්ලාහ් රසූලාය මන් යම්නාක මින්නි තිමන්නගේ කිවෙන් කලේ පානුක සලාන කුරාන් කාකෝ ඒ රසූලුල්ලාහි සල්ලල්ලාහු අලයිහි වසල්ලම තින්පාර හදිස් කරපි අල්ලාහ් අල්ලාහ් අල්ලාහ් අල්ලාහ් සලාන කුරාන් එහිදු එනගේ අයිතුරු තුරු අලයන් ගොස් කණ්ඩි වෙට්ටිච්ච විමච්ච දැන් රසූලුල්ලාහි සල්ලල්ලාහු අලයිහි වසල්ලම කණ්ණි නංගවැස ඒ නෑදි මත් කලේ පානු මිදාලවනි මන් යම්නාක මින් තිමන් කලේ පානු කිවෙන් කලේ මිය සලාන කුරාන් කාකෝ එහිදු එන නුරණි උන් ඛයිර ආඛිරින් කලේ පානු කීති නුබෑකමෙක්ගේ බදලු නොබෑ ගොතුක දෙව්වාදේ කළ කිවෙන් නොනේ හේ ගොතුක දෙව්වාදේ කළගේ කළේවා නොබෑ කමෙක්ද බදලුව හේ ගොතුක දෙව්වාදේ කළේ එහිදු එනම් මාක්කුරවි රසූලුල්ලාහි සල්ලල්ලාහු අලයිහි වසල්ලම් එකමා විදිගෙන් බාවාලේ වුණු ආයතක බයගින් වෙන විදාලවනි නි ආයතකි ඒ ඉමාම් ජෙමිස්තකුන්නේ තියබෑ මිහුන් අල්ලාහ්ගේ නියමෙන් හඳම කුරාෂේ ඉද් හම්ම කවුම් මුකාතෝ මි රසූලුල්ලාහි සල්ලල්ලාහු අලයිහි වසල්ලම් නිවාහකගේ ගොතුම් බලාදී නිවාහක ය බිනාකම් නි ආයතක මාන කොස්තියා නිතාග මුකාතබ කරවෙන අල්ලාහ් රසූලාය ඒ ඉමාම් ඉද්දි මිස්තකුන මුරාදකි අල්ලාහ් රසූලා හලේක ෆාන කලේක ෆාන අල්ලාහ් ලබිනිය මෙන් හඳම කුරාහ ඒ බයම කලේක ෆාන හමලා දෙනම ගස්ත කුර විහිඳුග අල්ලාහ් සුබ්හාන ව තාලා කලේක ෆාන සලාන කුර විය ඒක තම විජ්ජය ඒ මුකාතබ අනිය කලේක ෆාන දැන් අල්ලාහ් වේ කරවන් කියලා මම අල්ලාහ් තක්වා රිවාෂේ আদি මුමිනුන් වකීල් කුරා ජෙහෙනි හමයි කන අල්ලාහ් ولقد اخذ الله ميثاق بني اسرائيل وبعثنا منهم 12 نقيبا قال الله اني معكم لئن اقمتم الصلاه واتيتم الزكاه وامنتم برسلي وعزرتموهم واقرضتم الله قرضا حسنا لاكفرن عنكم سيئاتكم ولادخلنكم جنات تجري من تحتها الانهار فمن كفر بعد ذلك منكم فقد ضل سواء السبيل الله قرباني আদি হাম করুন তিমান আল্লাহ বনু ইসরাঈল মে কিবাইন আহদু কাশাবর হিতাইমে ওবাসনা মিনহুম 12 নাকীবা আদি এমিহু গতরেন তিমান আল্লাহ কোনো বিমে বারা আমিরুম নি বারা কাবিলা উতিমে বারা কাবিলা এই বনেবে গতকে ইউসুফ আলাইহিস সালাম কে দারি কলং উকেদুনু বারা কাবিলা ইউসুফ আলাইহিস সালাম কে ইয়াকুব আলাইহিস সালাম কে বারা দারি কলং কে কিবাইন বারা কাবিলা তাম কোনেবে ඒ තිමන් අල්ලාහ් ෆනුබීමේ බාර අමීරු කොම්න කබීලායකන් අමීරකෝ කණ්ඩායරෝ අල්ලාහ් සුබ්හානහු වතාලා බොඩු මියා වකාල අල්ලාහ් ඉන්නී මාකුම් දැන් එමිහුන අහවල කරවි කබීලා ඒ අමීරෝ කොම්න හත බාර කබීලා මේ කොම්න කබීලායකන් අමීරෝ කණ්ඩායරෝ ඒ එමිහුන හුකුම් තත්සන්තිස් කරමට්ටක එමිහුන කෙරේ ඒ කබීලාගේ කෙරේග හුකුම් ෆුල් තත්සන්තිස් කරමට්ටක আদি හැම වෙලෙන් අල්ලාහ් මේ කොම්න කබීලායක වකි වකින් නියමයි වස්තේ කෝරවස් بيي بارك ورا فلا اميهم ويس تسقاموا صالح قومه فقل نضرب بعصاك الحجر فانفجرت منه 12 عينا موسى عليه السلام من فين الناس الجنه يمت من الله امر قربيما الىك كليك فانك اصوان نكن جسر بلواش اهند بارك ورا فلا دي بار ار اي كم قبيلك ار ادي هم فدا رك كانوا ميهم رسكويرغا اتنم بس بار ما فلا دي كم قبيلا ما كم رسكورما එගොතුම් කොම්මෙ තනෙක්ගෙස් කොම්මෙ කබීලයක වකිවකින් අල්ලාහ් නියමයි ලැබි මිමිහුගේ අල්ලාහ් මේ කරවණි وقال الله اني معكم الله وحي قربيه اني معكم تبن الله ودිගම් වනේ තියදා මිහුනා එකුගා ලයින් අකම්තුමු සලාත ඒ තබා මිහුනා මාදු කායම කුරාකම ගවඤ්ඤා වාතයිතුමු සකාත අද සකාය දෙ කම ගවඤ්ඤා වාආමන්තුම් බිරසුලි අයිතිමන් අල්ලාහ්ගේ රසූල් දෙ කරන ඊමාන් වා කම ගවඤ්ඤා වාඅස්දර්තුමූහම් අදි ඒ දෙ කරන ඉස්සජ් දෙ කම ගවඤ්ඤා ඒකන්න බාර්දි ඉස්සද්දි ඉස්තරාම් දෙබය කම ගවඤ්ඤා වඅකරතුමුල්ලාහ කර්දන් හසනා আদি අල්ලාහ් තියබෑමිය හොයගෙන් වා දරඤ්ඤද්දී කම ගවඤ්ඤා അല്ലാഹു സുബ്ഹാനഹു വതആല വണീക്കിയ ബാനുന ഏഹുഗൈ അല്ലാഹു ഇബ്രാഹിം ഇന്നി മാഅകും നങ്ങ അല്ലാഹു വണീക്കിയ ബാനുന ഏഹുഗൈ നി കന്തത്തത്തി ബാനു ഖുറാകം ഗവന്യ ഇമങ്ങ അല്ലാഹു വണീക്കിയ ബാനുന ഏഹുഗൈ മുറാദകി അല്ലാഹു ഗ മദദാ റഹ്മതാനി ഉമൈ വണീക്കിയ ബാനുന ഏഹുഗൈ ഏകമ കൊമി മീ ഹും മീ കാലെ ബസ് കമൻ നുകുരി നുകുരി മാ മൂസാ അലൈഹി സലാം വിദാലന അല്ലാഹു തയാല ബാനുന ഏഹുഗൈ വാകമക മൂസാ ഗഫാന വിദാലവി ഇന്ന മായ റബ്ബി സയഹദീൻ കല്ല ഇന്ന മായ റബ്ബി സയഹദീൻ ൂസായാലേ അല്ലാഹു ഖുർആനിൽ തിയബാമി ഹുന്നാ കൊയ്തി മങ്ങ അല്ലാഹു ഓടിക മണി തിയബാമി നിഖാൻ തക് കൊത്തിയാ ഇകമ കൊമി കമ നു കുരി എ കോറു ഹുറസ് കുരി കുറാ കോറു ഹുറസ് കൊക്കൻ ദമു മി കെന്നനി ബയക കുദ ഹളകൻ കുറാ ആമ ഫേനു നു ഹൈൻ മൂസാ ഖാന ദ എ മൂസാ ഇജ അല്ലന ഇലാഹൻ കമാ ലഹും ആലിഹ എമി ഹുന്നം എ ഇലാഹൻ തനി വാഫദ ഹർമ സിലാഹ കു ഹദാല ദേ മൂസാ ഖാന ദ സുബ്ഹാന അല്ലാഹ് ഇന്നകും ഖൗമുൻ തജഹലു ജാഹിലു ബയക തിയബാമി മൂസാ ഖാന വിദാലവനി എ ൂസായിരുന്നേ ൂനേവനി സാലീസ് അഹർ വന്ദേം എമീഹും മഗുമതിയളവി അല്ലാഹു കണ്ണമത്തിയളവാകത്ത മഗുമതിയളവി എമീഹുന നുനിക്കുമ വേഗത്ത തണിത് ദുരന്നേക മകെ എമീഹുന ഫാഹകന വാകത്ത സഹറാ തെരേക എമീഹും സാലീസ് അഹർ വന്ദേം അവശെ മീഹും ഉളെ സറഹത്തെ നുകെനി എമീഹും ഉളെ അസാബ് വേഗത്ത അല്ലാഹു ലേ ഫലസ്തീന എമീഹുന ഹറാം കുറവി അല്ലാഹു സുബ്ഹാനഹു വതആല ഈ വേഗത്ത എമീഹും അല്ലാഹു എതൻ ദേവ്വിമ എതന കണ്ണോയ് നിഹാര ബനന്തി വന്നവന അല്ലാഹു ദീ ഫൈ ദീനേതേ ഇസ്രായേൽ ഞാൻ അള്ളാഹുദീഫിനെ ആർമക്കത്തി എബ്ബത്തരിച്ചോ മക്കത്തെന്നു കുറേ മീ മിബാമിയും കണ്ടക്കുറി ഗോയ് മൂസ അലൈഹിസ്സലാം ആദ്യനെതുക അല്ലാഹു സുബ്ഹാനഹു വതആല ഖുർആനിൽ മീഹുഗ ബാറ ഖബീല അല്ലാഹു സുബ്ഹാനഹു വതആല ബെസ്സേരി കൊമ്മ ഖബീലയകും അല്ലാഹു സുബ്ഹാനഹു വതആല വനി അമീറ കുടവ ഫാദി അല്ലാഹു വൈ കുറവ ഫനി ഇതുൻ അല്ലാഹു തിയബാമിന ഏഹുഗ വാഹുഷിനെ എതിയബാമിഹും നമാദ ഖാൻ കോ സകായത്ത് തി റസൂലുന ഇമാം വെ അദി ബേകരുന ഇശ്തിറാം കോ ഇസ്സൈക് കോ അല്ലാഹ റിയതിയഗം വാദരഞ്ഞ തിയബാമിൻ ദീസ് കം ഗവാനം അല്ലാഹു വാഹുഷി തിയബാമിന ഏഹുഗ ഇൽമരി മിത മുഫസ്സിറും ഇദാലവാഗതുക മി ഉമ്മൈ ഔമുക കുരിക അല്ലാഹു എമ്മെ ദോബിയോട് ഗന്നെ ഉമ്മൈ ബനു ഇസ്രായീൽ ബനു ഇസ്രായീൽ അല്ലാഹു ദോബിയോട് ഗന്നെ അവർ തം ബല്ല එමිහුන්නම් උඩුන් කාණ්ඩ දිනත සමාන වුණා. එද්දස් ආන්දනි හොදම මසක්කෙක් කුරුමකානුද මන්නයසල් වයබාවල අදි උඩුන් අල්ලෝ සුබ්හාන තාල කාමයේ වෙනුන බවයි. කාමයේ හුරිහා බවතේ කිව්ම් ඒක උරේ හුරිහා බවතේ කිව්ම් අදි හුහෙන් නුවෙදවා ඒ හුරිහා චකෙනි හොඳි හරාම් කෝ අල්ලෝ සුබ්හාන තාල දෙවි හුරිහා නේමතක් නෙබානි හොඳි හරාම් කෝ එමෙ පහු එමිහුන් යන්න මේසුන් ඉච්චි කරුම කරා එවන ඉස්සරා එනි මරන් පහරක් ගහා විර මේසුන ඇසිකා දානේ මහවිර බවරක් කානක් හිතාගෙන කොමෙහි කුදාම්මා කොමෙ මිහු දාමානි හරිර බවරක් කාන හිතාගෙන ඒ පහරක් ගහා විර නම කසුින් දාන අල්ලාහ ශක්කෝයි අල්ලාහ කොමෙ ගස් නිගතන් එනි හො අල්ලාහ සුබ්හාන තාලා ගේ නිමෙත්තක මුලින් වෙසි හරාම් කෝර එහෙනම් සල්ලාහ වහී කුරදාසන කී කුරානුග ඉන්නී ෆද්දල්තුකුම අලල් ආලමීන් ඉන්නී ෆද්දල්තුකුම අලල් ආලමීන් හම කරුන් තිමන් අල්ලාහ තියබානි හො මායික් කුරද්දීමේ ආලම් තමක මච්ච ආලම් තමක මච්ච බනු ඉස්සාලි ගේ නිහො අල්ලාහ මායික් කුරද්දි එහෙනම් එස් පරන්නු ගාබේ මෙවනකි නබී බේකලුම සතුල කුරිබේ නබී බේකලු රසූලුල්ලාහ් සමදේසු කරවනි ඉම්මති යති එම්මෙනු බාබේ කී එබැයි ගතුන් නබී බේකලුම කතුල වෙගෙන්දා আদি නබී බේකලුම ගයිතුන් එබැයි කතුල වෙගෙන්දා නම් එම්මෙනු බෑනේ නබී බේකලුම කතුල කුරිබේ මෙමි යොන්න සකරියාගේ පාරස් කතුල කුරි යහ්යා আলাইহিস সালাম කතුල කුරි අනුසාරි එහනු බාබේ නබී බේකලුම න යබෑමී හුන් ඊමාම් බෙජියා නබී බේකලුන ඊමාම් මුතන් මොරාද කී බනු ඉස්සාලු මීහුඟ තරෙන් වඩා ගැති කුරිහා නබී බේකලු මොහම්මදු කාන සියවැ රසූලුල්ලාහ් සල්ලල්ලාහු අලයිහි වසල්ලම් සියවැ කුරිහා රසූල් බේකලු වඩා ගැති බනු ඉස්සාලු කුරිහා රසූල් බේකලු වඩා ගැති බනු ඉස්සාලු එම්ම පහුග නබියා මුහම්මද් සල්ලල්ලාහු අලයිහි වසල්ලම් එකේ කාන වඩා ගැති බනු ඉස්නාල් ඉබ්‍රාහීම් ගේ පාන පහු වඩා ගැන්නේ කුරිහා නබී බේකලු වඩා ගැති එකේ කාන්ගේ දරිෆස් කරොම් එකේ පාන් දරිෆස් කළොම් එහෙම ඉදේ බය කරන ඒ ඉස්හාල් ගේ පාන්ගේ දරිකොලා ඉස්මායිල් ගේ පාන්ගේ දරිකොලා আদি ඉස්හාල් ගේ පාන්ගේ දරිකොලා ඉස්හාල් ගේ පාන්ගේ දරිකලුගේ යාකූබ් අලයිස්සලාම් එකේ පාන්ගේ නම් පුළේ ඉස්රායිල් එකේ පාන්ගේ නම් පුළේ ඉස්රායිල් එකේ පාන්ගේ නිස්බත් වෙසම යති බනු ඉස්රායිල් බනු ඉස්සාල් එකේ පාන්ගේ බාර දරිකලුගේ දරින්ත නැති බනු ඉස්සාල් මෙන් කෙතරි එකේ පාන්ගේ බාර දරිකලුගේ දරිෆස් කොළ ඒ බාර දරින්ගේ දරිෆස් කොළුගේ තෙරෙන් හුරිහා නබී බේකලුම් වඩා ගැති ඉබ්‍රාහීම් ගේ පාන පහුග එම්ම පහුග නබියා කියලා එම්ම පහුග නබියා වඩා ගැති ඉස්මායිල් ගේ පානගේ දරිකෝ අල්ලාහ් වහයි කරවනි යබාමිහුම් රසූලුන්න ඊමාම් වේ එබේකලුන්න ඉස්ත්‍රාම් කොට්ටිය එවහි වනුසාලි මෙහුගේ තෙරෙන් වඩා ගන්නවා නහුරිහා නබී බේකලුම් আদি එම්ම පහුම් වඩා ගන්නවා නබියා මුහම්මද් සල්ලල්ලාහු අලයිහි වසල්ලම ඊමාම් වේ එබේකල් එකලේ පාන කියමන්තරි එකේ පාන ඉස්ත්‍රාම් කොට්ටිකම් ගවානම আদি අල්ලාහ් රියති වේගම්වා දරන්නේ තියබෑනේ දීනවා එබැහි අල්ලාහ් දරන්නේ දිනුම කිකබෑ ඒයි ගොමුගෙ තිබේ ෆකීරුන් නම් එහින් තෙරිකම් පවර කොත්තිනු අල්ලාහ් යති ඒ එකලංගේ දෙප්පා දරන්නේගේ කොට බාතර ෆකීර් නම් එහින් තෙරි එකම් විශ්නා ෆකීරුන් නම් එහි තෙරෙම් ගොරු මායිකම් ෆකීරුන් නම් එහි තෙරෙම් ග බදලුග ඒ නමුග බදලුග අල්ලාහ් වනි එකලංගේ දෙප්පා දරන්නේගේ කොට දබ්බා එකම් කී එකලංගේ වාෆාදායි බසනා මේ සම උම්මතම නිස්තකුන් නම් අෆරාදුන වාෆාදායි එකලංගේ ಫಕೀರ್ ಅರ್ತಕುನ್ನ ಎಹೀತರಿಕಂ ಫೋರ್ಪದ್ದಿನ ವಕಿ ಏಕಲಾಂಗ್ಯ ತೆರೆ ದರಣ್ಯ ಕಿತುಗ ಏಕಲಾಂಗ್ ವಹಿ ಪುರಗಾ ಮುರಾದೈ ಕೋಬೆ ದರಣ್ಯ ಕಿ ಎಹಿ ಏತಿ ಅದಾ ಕುರಂಜಿ ಹೆಚ್ಚೆ ದರಣ್ಯ ಕಿ ಏತಿ ಅದಾ ಕುರಂಜಿ ಹೆಚ್ಚೆ ಆದಿ ರಸೂಲುಲ್ಲಾಹ್ ಹದೀಸ್ ಉಪಂತಿ ಬ್ಯಾನ್ ಮತರೆ ಎನ್ನ ಹೇವೆಗೆಂ ಬಾನಿಯ ಕಿ ದರಣ್ಯ ಅದಾ ಕುರಮುಗ ಎನ್ನ ಹೇವೆಗೆಂ ಬಾನಿಯ ಆಯ್ ಎಬಹಿ ಮೀಹಕು ದರಣ್ಯ ಮೀಹಕ ದಿನ ವಕಿ ಏನದೆ ಪೊದ್ದೇ ಇಸಾಂತರಿ ಕಮ ಹಯ್ಯ ಏನದೆ ದೇ ಇಸಾಂತರಿ ಕಮ ಏ ಬದಲುಗ ಏತಿ ಅದಾ ಕುರಾರೆ ನಂ ಹದಿಯಾ ಹೆಚ್ಚೆ ದಿನು තේනක් කොන්න ස්වර ඉතුරු ඉතුරු කොල්ලා හදිනු ඒ අංගල තමයි ඉස්රාන ඒ තිනු මාත්‍රි පායක රිබා මේ වනි කොළොන් ෂර්ත කුරීම කොළොන් ෂර්ත කුරීම ඒ කලේ නී සිටවන්න අදා කුරා අරග මි වරක් ගන්නාර ඒ කුරක් ගන්නාර ෂර්ත කොස්තිය එකම කෙන ෂර්ත නොකොද්දිනි අදා කුරා මීහා ඒනගේ හේවනි අතුන් එච්චන් ඉතුර දී දිනු ඒ ඒනගේ ඉස්සන්තර තමයි එනගේ ඉස්සන්තර තමයි ඒ දරණි විවති ගොතුක අදා කුරුන් ඒකේ මුරාද අල්ලාහ් ඒ දරණි අදා කුරා බාගින් අදි මාරි වෙති ඒ කිහින එකක් ගුණයෙන් අල්ලාහ් ඉතර දෙවයි මන් සල්ලදි යකරුදු අල්ලාහ් කර්දන් හසනන් ෆයදාඉෆහු ලහු අදාෆන් කසීර අල්ලාහ් ඉකරවනි කහක හියති මන් අල්ලාහ් හේවෙකම් වා දරණ්‍යකම් දරණ්‍යෙත් දේනි එමීහකති මන් අල්ලාහ් එතන් එතන් එතක් ගුණයෙන් ඒක බදලුග දෙවවා උනේ එන දින්වර වර එතක් ගුණය අල්ලාහ් දෙවවා උනේ මිහෙම්බෙ යහූදීන් මිගුණනි මිහිරියදී අල්ලාහ් යන කුරජස් අල්ලාහ් කරන් තිමන් අල්ලාහ් හේවෙකම් වා දරණ්‍යෙත් යබෑනි දීතිකම් ගවානම එබහි වනු ඉස්සාලමියෝ දීතිකම් ගවානම ඉමන් අල්ලාහ් තියබෑනේ සාහකත පුස්සාදෙබාං නිකොතන් අල්ලාහ් අය කරබීමා යහූදීන් මෙබුණනි කාබුන අශ්‍රෆ් ඒ යහූදීන් සර්දාර ena ibrani Allah ki faqir ek har menne musa inna Allah faqirun wa nahnu aghniya sanaktubu ma qalu wa qatlahumul anbiya Allah qurani ni hunge bun bas ibrani Allah astaghfir laqad sami Allah Allah astaghfir innal ladina qalu ehem buni mi hun Allah faqir inna Allah faqirun wa nahnu aghniya Allah faqir har menne musa ehem buni mi hunge buni bas ibrani Allah astaghfir adi liyafi liyubafi adi liyubafi এই কাবুনা আশরাফে গুনা নীতি মান্নামেন নে মুসাদি আল্লাহ ফাকির আর মুসাদি মানু হে আল্লাহ আর রাসুলেন দারান্যাং আল্লাহ হারমে কিবেন দারান্যাং এ দনি হার মুসাদি মাই গালাং ফাকির আদি আমি হামরান ইয়াদুল্লাহ মাগলুলা আকালাত আল ইয়াহুদু ইয়াদুল্লাহ মাগলুলা ইয়াহুদি গে বুনানি আল্লাহ সুবহানাহু ওয়া তাআলা গায় পোলাকি দাটি বাখিল আই পোলাকে এমি হুম এমি হুম আল্লাহ কোল নিসপাইতাং এরি হাদি নুতুরু নিসপাইতাং এমি হুম আল্লাহ কোল মি বানু ইসলাম কান্তাং উরি গমি আল্লাহ সুবহানাহু ওয়া তাআলা উরি হানি মতে দেবি রোস এটা নাং গিয়াং এমি হুম হারাম করবি এহেন কম বাই রিওয়ায়েত তো গে বলি আসবা যে বামি হুম আল্লাহ কে হযরত মুসসানি কামান নে দেশে মুসসানি কামান নে দেশে এই সব কি মুসসানি কাং আগিন কার দিবে জিয়া আল্লাহ হারাম করুম বড় বেদা এ হারাম করুম বড় বেজিয়া এনা কা দিন নন বহানা আইতে কে কাং আল্লাহ এনা হিপ পেবিয়ে এনাগে তামাচ্চ কে নারকায় এমা ফাগি মুসসানি কামান নে দে রে আল্লাহ দে দা ফিয়া মাসরে নে কাম এদিগেন দে বানি হুম হাসিন কুরআন আল্লাহ দা তো মুসসানি কামান তাই মি হুম বাই দোয়া করে তো বান্না মুসসানি কাম দে বাস মি এনি মি হে ফাদা এবো হুর দোয়া কো করে মি এনি মি হে ফাদা মুসসানি কাম সিয়ান না না দে বাস মুসসানি কানি বুন মেগিনা ফার মি হুন লেগেন দা গই ফেন না নুর হে বে বলন না দুনিয়ে গে মুরি দুনিয়ে গে সেমে জব পার না মুসসানি মুরি দুনিয়ে তাই সালি বুন ইমান বিভাগত কি আল্লাহ মতি হাদ মানে তে তেন কি কুরআন আল্লাহ মতি হাদ মানে তুরি হে কামে আল্লাহ এ না বিহি তুরি হে কামে জিবা ফাসান কুরআন কামে নাই মুসসানি কান দিবুন আল্লাহ মতি হাদ মানে তে মুসসান জে বর মদওয়ান আল্লাহ মতি হাদ কুরআন মুসসান জে বর মদওয়ান সুবহানাল্লাহ বাইন না আদি ধর্ম আদি মা বড় ধর্ম মা বড় মুসসান দিন না উসমান গফানতি মুসসান দিবে করে সুবহানাল্লাহ করে ফান এ খান তক পুরো দিবেছেন না রাসূলুল্লাহ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম করে ফান হুন নবী কমে মাকামে গা আল্লাহ মওকে হেদে কুরমান ইলান করা বেতি বাগুতুম ইসরাদাই হেদে করা বাগুতুম বিদালে মাসদিন নববী গে মিয়ানি এনি তানে গানেফা মাসদিন নববী বড় কুরমাট্টা কা এটা আল্লাহ টাকা বাগু কুরানি কা কো হইজে স্বর্গ গে মিতম মিত বিমেন গে না গে ওতে ওসান ফান বিদাল মানে কি মানে আল্লাহ রাসূলা বাগুতুম এ তাং গানে পে আল্লাহ টাকা বাগু করি দিরু রুমা এই মদিনা গে এরফেম বহ হুরি হুরি হুরি বেস বালা কি এই এবালো এবালা কি ইহুদি এক গেবালো এ না কম মুসলিম না ফেন দিকানি ফেন মুদ্দে দি ফেন ফেন হামে মে নামে দিকানি ফেন হামে দিকানি মুদ্দে গে গোদান মুদ্দে গে গোদান রাসূলুল্লাহ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম এনা গায় নাসে হেদ দি উসমান গে ফান আডওয়াহান ইননে দি তানে এ মিয়ে নি মিহায় আলে আল্লাহ তাআলা তি কি বাগু কুরআন মিনু হে মুসলিম না আল্লাহ সুবহানাহু ওয়া তাআলা স্বর্গে গে মিয়ে নি মেন কোরে দি ফান তেনে আল্লাহ রাসূলায়ে কি মান্না আমদানি হোদ মাত্তাকা হুরি উসমুদালে কি নিয়ে মুদালুন নেতি মান্নামি আমদানি হোদান দেন একেলে ফানে হোত বিদাল বেফ এ না গাবুলেন কুরিয়ে তামে পড়ায় গেছে ওসমান ফানে কেলে ফানে গাত বড়ান দেন আল্লাহ রাসূলায়ে খালি এক ফান কিমান্না এ ওয়ালু আল মুসলিমুন না বাগু কফিয়া এ না এ হুশাইলি সন্তত সুবারগে কিমান্না বিদ ওয়ান হেকে তেনে মি আয়েতে ওসমানে কেলে ফান আল্লাহ মাওগে ওয়ালু এ দে কফিয়া বাগু কফিয়া হামা ইফা দান আল্লাহ সুবহানাহু ওয়া তাআলা ইফা সরগান দিবা ইফা দাইতা কোরে দিবা উসমান খান বার হাস দিরহামা এ বালু গাতিয়ে বার হাস দিরহামা এ বালু ইহুদি মিহা গাতুন গানেফা মুসলিম গা মুসলিম না বাগু কই তাবু কো গুরামা গে দুহক আল্লাহ সুবহানাহু ওয়া তাআলা গে রাসূলা হাদিস কো কুরবানি এমি হাকাম মিহা গুরামা এহি তেরি বেবুন ওয়ারকান এহি তেরি ওয়াশে হেদ কুরবুন এচ্চেন হেদ কুরআন বাইব বেকালুম হাতারু অফাস অকাদরু সেদ কুরি না গুরাম ফাদির আসাব উসমান গে ফান হাতার স্টেক এ তাইচা মারে আল্লাহ মাউ গে এগে সামানা এগে গে হেদ কুর আবু বকর গে ফান গে জামানু গা আ মদিনা গে বরাবর দাতি কান তাতু মাডু কান মুসলিম বড় হ্যাঁ হুন গে কান জেহি গে মুসলিম বড় হ্যাঁ হুন কান জেহি গে আবু বকর গে ফান গে রিহং আস্তান নি এ খলিফা এ মুসলিমুন না বরাবর বড় হ্যাঁ হুন কান কে জেহি বাটা গে জেহি পামি মানি এ খলিফা আল্লাহ দোয়া করতে বারে নিকাম ফিন্দরা দিল না আল্লাহ সুবহানাহু ওয়া তাআলা আবু বকর ফানি দালন উম্মীদ কুরআন এতি মান উম্মীদ কুরআন এ নিয়াদ হাদির উম গ কুরিন তিয়া বানে তিমান আল্লাহ নিহালে ও কুল্লে উম উম্মীদ কুরআন මෙන්දුරු පහු මදීනාන් ඇයි බොඩු කා එච්චිය ගාසිලාය කාතකෙතින් බරායපාවා බොඩු ගාසිලාය අගිගත බෙනවාගතු උස්මානක පානු ගාසිලාය ශාම් කරන්නේ ශාම් කරන් ව්‍යපාරි කොප්ප කා එච්චි කනගෙන්නේ උස්මාන පානක බොඩු ගාසිලාය ව්‍යපාරි ගාසිලාය මදීනාට හොන්නගෙන් බොඩු මුස්සදි මීහා සොහාදී උස්මානක පාන ව්‍යපාරයේ මීස්තක මගුතු මදීනාගේ ව්‍යපාරි වෙරින්ට උස්මාන පාන ගාරි හක්කොස් දන්නානි ඒ උස්මානේ එතකේ තිවන්න මෙන්න දෙගුණ සෑදා සෑදා දෙගුණ ලෑකට වන්න මෙන්න දෙය උස්මාන පාන දාලවනි තිවන්න කැලේ පාන බණිය පුරන් බස් කිනායින් දීපයි ඒ පුර කිනායින් දීපයි එන්නේ හැජ තිංගුණ ලෑකට දෙය රතිවන්න මෙන්න මුදා එන්නේ විය පුරන් බස් කිනායින් මණි දීපයි එන්නේ නැහැ මේ හතර ගුණ ලෑකට දෙය වාස එන්නේ යපුරන් බස් කිනා තිවන්න මෙන්න මණි දීපයි එහෙම මදීනාගේ විපාර වෙරින් දාලන්නේ දෙන් මිථාංගේ මිත්‍රි මදීනාගේ ඔය විපාර වෙරින්ට ආහාරමෙන් කියව දෙම්ම දිනක ඉතුරු ව්‍යාපාර වේදියා කුමුස් සංජක වාකම ආහාරමනක එඟි පෙන්වේ දෙම් විදාල බල්ලා හිතවන්නේ මි දෙබ්බා වර පුර ඉතුරු බොඩු සෑදාය කලේ පාන දීපති මුදාත ගෙන් දී කාක වෙයි කාක හිජ්ජේ කලේ පාන තිවන්නේ මි දෙබ්බා වර පුර ඉතුරු සෑදාය දේනි මිය පුර බොඩු ස්මාන ඛාන විදාල අල්ලාහ අල්ලාහ වනි තුන කරේ කාන බාදු කර වැකේ දිහ ගුණ දෙබ්බානකම දිහ ගුණ දෙබ්බානකම කලේ මන දිහ ගුණ දෙවේ නේ ජෙමි මුදද දිහක් උනා තිවන්න පැද දෙවිදානේ එහෙනම් දැන් මේ තිවන්න මන්නක දිහගුණ දැන් මේ අල්ලාහ් වනි වාදු ප්‍රගාතේ මංජා අබිල් හසනති ඵලහු අශ්රු අම්සාලිහා යෝකම කොපේ නිහක මේක දිහගුණ දිවේ එබැවින් මේ හෙකිවාෂේ නි ගාහිදාග මේවා හුරිහා කායි චිස්සෙත් තිවන් කඩේ පාන මුස්ලිමුන් නබ් බගු කොප්පී මේ හුරිහා මුස්ලිමුන් නබ් බගු කොන්නේ හිලේ කොන්නේ හුරිහා මුදේ උස්මාන පාන එසද ධර්මයෙන් එසද තෝෆිකෙන් දීවිසාවා මුස්සංජක වරම් මදවාර හේද කරුමුගද අල්ලාහ් දෙද්දි මුදා දෙද්දි අදි හේද කරුමුග එහෙම ගන රසුල්ලාහ් සූකවණි දෙමීහකා දෙතරේක හසද වෙරිය නුවේ දෙමීහකා දෙතරේක සියව හසද වෙරිය නුවේ ඒ හසදේ කි එයි හුද්ද හසදේ මෙහිදී අල්ගොනොමික හසදෙන් නො මිතාන මොරාද කි එයි එන අතුගවා නියමතේ එනීම එනයි කිවාගවා හාලු අනික කායදස් දීපුමන් එදුම් එයි හසද ඒක මානෙකි මීහක ලිවිසාවා නියමතේ ලිබුමංගදි දුවා කුරාතේ හැම එකනි දෙනියමයි මීහෙක්ගේ කිදාගවා නියමතේ තියබෑ මොන්නස් එනිකන් හැම එකන් එනීම තියබෑ මීහුන්න ලිබුමට්ටක අල්ලාහ් ගාදතුන් දුවා කුරන් තියෙනි දෙනියමට්ටක අනේ ප්‍රථම නියමත කී මුදා අල්ලාහ් මුදා දෙවි මීහෙ ඒ මුදා අල්ලාහ් එන දෙවදා වනි දෙවදා හුමා එහුග එනා ඒ මුදලුන් හේද කුරුමුග තෞෆික සල්ලාහ් වනි දෙවදා එබහිය මුදලුගේ හක් පුතන් අදා කරුංග තෞෆික් වනි දෙද්දා බාපා එෆද මීහක කෙනෙක්ියා තිබා දුවා කුරා රහ අල්ලාහ් එෆද මීහක ඒනෙන් දිස එවා මුදා එගොත තිවන්න ඇදස් දෙවා එෆතෙන් එබහි හේද කුරුංග තෞෆික එතුවා ඒන කෙනෙක්ියා අල්ලාහ් ඒ දුවා කුරා රහ මසෙන් තේ දුවා කුරා එගොත දෙපුමන් එතම කුමුදා විනසාර එහෙනම් නු මිදි වෙන්නේ හේද කුරුංග තෞෆික නු මිදි වෙන්නේ සාර දේවන මීහක අල්ලාහ් ඉනුගේ ඉල්මු දෙවැ කවා මීහා ඒ ඉල්මු උගෙන එන මිස්තකුණ උගන්නාද අවහං ඒ දෙයේ එපද මීහෙක් කමකාම අල්ලාහ් තිබා ලැබුම එපද ඉල්මෙත් තිබා දෙමු අවහං ඒ දෙයේ ඒ ඉල්මු උගෙන ඒ උගන්නාද එයන් අමලු කොන් ඒ උගන්නාද බ්‍රහ්මයි කම ගියාම දුගනදී නායක උගල එන එනබින්ගේ මකාම දකුරා මීහු මේ උගෙනිපා ඒ ෆෝර් වැටියා ඒ තිනරකගේ මගද පදාසා උගෙනිපා අමලු නොකොත්ියා තිගද පදාසා මිතින් ගන්තස් පුරියවන්දි උගෙනු දැන් යන් අමල කරුන් දැන් මිස්තකන කෝරකොත් මිතින් ගන්ත පුරියවන්දි යන ඉල්මු වජ්ජියා එනුනි ඉල්මු ගසදා යන කුරාන කොම් මියකස අල්ලාහ් සුබ්හානහු වතාලා ඒ තෞෆීකු දෙමුන් හේද කරුම් ග තෞෆීකු දෙමුන් එයි හයි ගතුග තෞෆීක කි ඒ මුදා ලියුමෙන් නෝ ඒ කී මුදා ලිවිච්ච කින පාරම ගනි මිහා මම කර දෙන්නේ අල්ලාහ් වයි කුරබනි ඒ බනු බනු ශාලි නෝ නතිය බෑනි හොන් නා යකේ තිම අල්ලාහ් වඩ ගමනි තිය බෑනි හොන් නිකන් දත්ත කොස්තියා අදමි කන්දත කොටියව තිමන් අල්ලාහ් ලා උකස්සිරන අන්කුම් සයියාතිකුම් තිමන් අල්ලාහ් තියබාන තිමන් ආපත කුසාර බාහුෂීමේ වල උදුකිලන්නකුම් ජන්නාතින් තජරී මින් තහතිහ අල් අන්හාර් අදි එතනක දහම් ආර්ත දෙනකින් වා ස්වර්ගතක තිමන් අල්ලාහ් තියබාන මිහුම් වත් බාහුෂීමේ ෆමන් කෆර බාද ذلك යති මි කන්දත තියබාන කොටියා ඔය සවාවා ධර්ම රයන් කරු එයි තියබාමිහුම් තියබාමිහුම් නමාදු කායිම් කොස් සකායි දී රසූල් බේකම් නම් ඊමාන් බේකම් නම් ඉස්ලාම් කෝ ඉමං අල්ලාහ් ඉමං අල්ලාහ් දිවති දරඤ්ඤකුන් දරඤ්ඤෙද්දී සිනම කන්තම උද්දක කිමියේ දෙන් ඔති فمن كفر بعد ذلك نهرها كما كتب الله بيان قد من فوق كافر والجن هذا النافع تبان هند ترين فقد ضل سواء السبيل هم كتبرون اينا سيدا لكن با مكم مغفر لكن بلتش سيدا لكن با مكم اينا مغفر لكن بلتش دين الله محيق ربني فبما نقضهم ميثاقهم لأنهم جعلنا قلوبهم قاسية يحرفون الكلمة عن مواضعه ونسوا حظا مما ذكروا به আমি ওয়াকাতে দেনান না ওয়াহিদা দেন আদিও সিনিয়ম করে নবা একান দেন যে ওয়াকাতে কি নিশান দেন দয়া করেন আদি সওয়ালে মধ্যে হোক সওয়াল ঠিক আছে এমন হুসা থাকা এখানে আগে রাত দেন মানে কি যা করতে পারে তিনগো থাকুন যা করতে পারে সার কে ইনসান করা দোয়া এনে আগে নুকে নেই বাসানে পয়সা মমিন ওরা আর দোয়া যা করবার রব ইসলাম যেখান থেকে সে বউরি হালাল তাকে দিচ্ছে হালাল তাকে দিচ্ছে আমি মনে হয় হারবে মিসকি তুই বক্ষম হয় ওরা যা দোয়া তুমি যা বেন করতে পুরোটা মাসলে কি বায়াকু দোয়া এবার করে আমার রাসমেন আদা করলো টাকা ডিউটি আদা করলো টাকা তুমি না আদা নিন না পাইনা গায়রা এ কি আলা কি কি আলা সেটা এক কি এনে কি কমিশনে এক কই আমা কি চপম মে দোয়া আর কমনে সে হেঙ্গি চকস দন না গিয়া নুমবে আর কত ইনসান তুমি এগুলোর কি হাক কামে নিব ওরে নুকু দে এদেন জিহে দেয়ানুন জেই পাওয়া কি হাক চেঙ্গে বই আমি কম মে দন সান নামাদ নি মারে সারে কি আলা দোয়া সারে দিয়া লাগে দিয়া দেন না দোয়া সারে এই কি এক মানে যে সিনেমা নেই গেনি দেখো দোয়া করুন দোয়া কে মকসদ হই কবে আল্লাহ রে করুন তুমি আল্লাহ ইচ্ছে সাই দন্নবা কাম কাম নেই দন্নবা এই দোয়া কাম কাম নেই দেন নেই কি কে কাম নেই গেনি দেন নেই হাম এ কম না সে ইচ্ছে দিন বের কম না সাফ দেন না এই এই না এই না দেন নেই ইচ্ছে নেই গুনি মা এই না কে দোয়া কে কবে মকসদ দেন নেই হ্যাঁ এমা দোয়া কে দোয়া করার কে মানে দস কুদন করে এক নুনি নামাজ দেন গতি মা গামিন দেন বহুম করে মারি ইত্রা গলওয়ানে আয় আল্লাহ তো মুসা কে পানা ফেনে ডাগা নে মিহা আল্লাহ দু মিমি হেক দে দোয়া এমনে ইজাব করবা হালত গ হুরা দোয়া করা এই কি নে এই আরাফাত গ দুকুরা দোয়া এমনে আল্লাহ ইজাব করতে পারে এমনে ফাসে এই আরাফাত গ হবে ইনসানা আল্লাহ তাকা এমনে নিকামতি ওয়াদ করছে আল্লাহ এমনে উপায় ওড় গন্ধ ওয়াদ করছে ইনসানা কি না আল্লাহ তাকা ইনসানা এমনে নিকামতি কাম পাল করা দোয়া দোয়া এই আল্লাহ এমনে নিকামতি কাম আকো আদে হায় কো গন্ধ ওয়াদ দেন মুগন ফাসে আল্লাহ ইজাব করতে পারে সবকি খালিক মালিক ওই পৃথিবী আলম কালা এই আলোবেতিকং এমনে ইনতিহা দরজা এখানে আগে নিস্পেক করুন এই এমনে বড় আলোকাং এই এম দেখেন তা রাসূলুন না আল্লাহ নিস্পেক করে দেখেন আলা তাবারাকাল্লাযী নাযযালাল ফুরকান আলা আবদিহি তাবারাকাল্লাযী ইফরাই বরকাত তেরিয়ে নাযযালাল ফুরকান এই এখানে কুরআন বাওয়ালে ফরাতে এই আলা আবদিহি এখানে আলা আগে মানছে ইনসানা আল্লাহর দান্নামা রয়ে রয়ে তোমার কাছে এই আল্লাহর উপায় ওটা দান্নামা হারে মূসা কে পান আমি ফেনি বাটায় কান্না নি মিহা বহির কোন তাইতে জাহির কোন তাইতে জাহির কোন তাইতে আসি দান্না ইয়া রাব্বি ইয়া রাব্বি তোমাকে আল্লাহ ইজাব এনে করতে দে এনে দে দস্তুয়া মূসা কে পান বিদার নে আল্লাহ কি দেন তো এনে কি দোয়া ইজাব করব রাব্বি এনে হেরি হারত বল্লাশে এনে ইহারত গায় আসি দান্না নি ইয়া রাব্বি ইয়া রাব্বি ইদা আল্লাহ করবান কি দে মূসা এনে লা লা আননাউন ফেরামাকি হারাঙ্গ তো হোদাগেন দাই এনে কাই কিসতি হারাঙ্গ তো হোদাগেন কাই কিসে বই কিসতি এনে হারাঙ্গ তো হোদাগেন বই কিসে আদি এনে গে হারগাড় গে জাহা ফেরে মাহিদিয়ে জাহা ফেরি হারাঙ্গ তো কে চিদে সরব ফা আননা ইস্তাজাব লাহু এনে গে দোয়া কিসি না কোন হেতি আল্লাহ ইজাব করতে তোমার চা এমে ইজাব দোয়া করতে বা শারত করতে সিস্টেম দিয়ে এলে ইনসানা এমে পুরাতামা দেন ইফাদা হালতেক গহ না মিহাই বাহিনা হালাল তাকে টিকা কই হাদা আল্লাহু ইন দেতো আল্লাহু গামু তকরা নাহি কোতা কি আমাদের ইসা আদা কুরআন মিহা কো এনা কুরআন দোয়া আল্লাহ জাবান করতে দেন না তিন গোতা কুরআন কোতা না লই জাবান করতে এক গোতা কি এনা জিহেন এই মুসিবাত আল্লাহ দূর করতে এ দোয়া কে সব এনা আমি দোয়া করে আল্লাহ তিমান নামি এনে কা এসে দেব বাস তিমান নামি এনে কাম করতে দেব বাস তিমান নাই গিয়ে তেরে তানাস করতে দেব বাস তিমান রোজ বরকায় তুর করতে দেব বাস দোয়া করতে কোনে আল্লাহ সুবহান ওয়া তাআলা এটা মকু এনাই করি দোয়া দিয়ে তেরা কোন হচ্ছে নে দিয়ে তেরে তানা বহেন এন নামে সেনা কি তো ইজাব করতে দেব যা এই কি নে এনা ওই আন্নাঙ্গা মুসিবা তেন সাল কামা দামা এনা বড় বাইজে চে বড় বাইজে জেন এ মুসিবা আল্লাহ ফুল্লাবি এনা করি দোয়া আগে সবাব পরবড় কাম ইচ্ছা করতে আল্লাহ এনা কানে এনা কে কোনি হি মানে তো হেনা মুসিবা জি হো নাও জি মুসিবা এনে হাইরাম তো এনে দনানে বহে কিমন না পুরি বড় বড় মাগি নাই এনে দনা এজো কিমন না পুরি বড় বড় হি আমার মাগি নাই তিরা তো কিনা কোন তো এবি আল্লাহ হে করে বান কিবা তো নিয়ে গ করে দোয়া তাকে ইজাবন করে দিবে তুমি এ করে ইজাব তাকে দোয়া তাকে ইজাবন করে পুরি মে তিরা পাতো মেন না এরা কো তেনা হিতা গরানে কিমন না তুমি এ করে এবস দোয়া আল্লাহ দুনিয়া কে ইজাবন করে গিনা কি হারা গাল হে যে নিয়া তিরা পাতো কি বান না এই এমে রাখাল কই কামক ইনার বিদান এই গিয়ামিত নিবেজ্জে চে নিবেজ্জে কামিয়াব কি এই আবাদুগ কামিয়াব এ দুহুগে চে কি তোরা নিবেজ্জিয়া এই আসু আই গতুগা এ চে লিমা কি হামা এ দুহুগা তিলাফাতুন এ দুয়া তা পেনু এই এমনে রাঙ্গাল গই নিয়ে তিম্মান গতা কি এই এনা কুরা গতা নে দুয়া আবা হই যাব আমা এ কুরা গতা তু নিয়ে এ গতা নি বুর কত দেব আমা দুয়া কন্নার বুরে কান্তা দেব এটা সুরবে কালাম সার এই দেখো না কি দুয়া ইজাব করব আল্লাহ ভরি লাভ দয়ারু নিহ দোয়া জাল করবা দেখি মানুষ সার হয়ে তেরে গেছে দুনিয়া দোয়া জাল এটা মকু এনা ফাতবাহু হাওয়া এনা সত্তবাহু হাওয়া এনা এনা কি হাওয়া না সত্তবা আগেন আল্লাহ এনা কি মিসাল এমনে নুবামি হে কি মিসাল এমনে নুবামি সাল এনা বে গো তুমি দেখতা ফামাসালুহু কামাসালিল কালবি ইন তাহমিলু আলাইহি ইলহাস আও তাতরুকুহু ইলহাস এনেকে মিশালে কুত্তা কে মিশালে এটি ফেহিয়া গা সোনান দুনের গেনে নো পাহাই এটি বেজে গা সোনান দুনের দহিয়ে গা ফেহিয়া গা সোনান লাহি নো পাহাই বেজে গা সোনান লাহি সোনান দুনের এনেকে মিশাল আল্লাহ ইয়াসান ইনে এনেকে আল্লাহ ইলম দে দিনি হে এনে মে সেই ইলম না বেন কো নো গা গত দোয়া ইজাব করু মুকে তাওফিক এনে দে এনে কো রকম মে দোয়া হে আল্লাহ ইজাব কর দে এনে মে সেই না এটি বেন কো নো গা কো আল্লাহ সুবহানাহু ওয়া তাআলা এনে দান দে দান গতো দুয়া ইজাব করবা আমি হুম দুয়া ইজাব করা আমি হুম সারা কা আমি কেন সহাবি বেকাল না বিষ্ণু সাহাবি বেকাল বিতে রে গেছে বাকি এ দিবে কেন মুস্তাজাব দুয়া দাল্লা আল্লাহ সুবহানাহু ওয়া তাআলা আবু মুসলিম খাওলানি বলি এর আল্লাহ কে এই আদি কাঙ্গাডা আসবাতুল আনসি কিয়া নি হাক নবী কামা দাওয়া করে নি হে জামানু এ না কে নবী কামা ইকরার নো ইমা ইল্লা আদি কাঙ্গাডা আবু মুসলিম খাওলানি কিয়া বেকাল সাহাবি বেকাল বড় মাই বেকাল এ আদি কাঙ্গানো কা দিফানে কো আদা গেন এই আমি ইব্রাহিম পান্ডিত মেডায় কথা endes kelimede. E Rasulullah sallallahu aleyhi ve sellem hadis kulak yasaba timan kade fanu ke ummatun annane niha ke na de terega İbrahim ke fana de tere kan tak kuran gota kan tak de gendane e bahi adi kan anu ke annane salam samanu ga e bami hunna e ne e niha ka badal vecce e ne kiven dua ali bi gan nash e ne dua Allah ijab ke Umar ke fanu ke zamanu ke ne fa Abu Muslim Khawlan ya manu fa'lu de ya manu mar kina wali yari mani fa'lu කලේ පාන ද උමර් ගෆාන් දිමාය බද්දේ වැඩගති උමරය වැඩගෙන දැන් නම් තීජි අබු මුස්ලිම් කවලානි දෙලයි ආයි එද කලේ පානක බෝල බොස් දෙ ගහ උමර් ගෆාන් දාලවනි කිවන්නේ හේතුවා කොටේ වාස් හේතුවා කිවන්නේ කොටේ වාරේ මුනි එකතන උමර් ගෆාන් විදාල විහිදුවා අබු මුස්ලිම් කවලානි විදාලවනි කිමන් නැහිය කලේ ගෆාන් හේතුවා කොටේ වම්බී මත කලේ ගෆාන් හජ්ජ කිවන්නේ හේතුවා කොටේ වම්බී කලේ ගෆාන් කි ඛලීෆතුල් මුමිනීන් ওর গফানা কি সলি এর ওর গফানা কে আমরু ফুলা নিলা কোরস ইয়া নিলা কোরস ইয়া ঠিক আছে আমরা দোয়া এই দোয়া বগো তুমি যাও করতে ভাবে কেন সাহাব নবী ওয়াক্কাস ওর বে উপকার কাম খবর লি বড়া তে দে দে কেন দোয়া হাম খলজে মা এক গো বগো তুমি আল্লাহ যাও করতে বগো তো মদিয়ান বড়া গনে রুকুর মতি মতি কোর ফতন দন্নে কা কোস নাই দোয়া কো কেরো নি কোর এদি এই কোর হরাস কর ফতন দন্নে কা কোর এই বসে গেল নি এই আল্লাহ সুবহানাহু ওয়া তাআলা জবাব দিয়েনি আল্লাহ মিহা ইহা বড় করে জানি আর কি করে মিহ কে দোয়া ইজাব নওয়ানি কারণ দোয়া করে দা কামি হু এটা কি রকম করে আমি সিদ্ধ দোয়া করা না কানারা ইহি মিনাট বাগাড়ির বন্ধ দোয়া করতে বেদে দাদা কিন্তু দোয়া ইজাব নওয়ে কি বলে এই আল্লাহ ইনসান আর গুলুম কুড়া গুলুম বদাই করম দিয়ে তানা গে আল্লাহ গুলুম বদাই করম বি এরং আল্লাহ সুবহানাহু ওয়া তাআলা ইনসান গতি হান দোয়া اذكروني اذكركم الله القران كيمان الله تي بامي حمد القران ايرو كيمان الله تي بامي حمد القران ايكم قال كون من حمد وين القران الله رو تم هم اس قيمتي حمد ما هم دي نبي قال كون من القران الله ما تي حمد ما قال كون من الله ما تي حمد ما القران تي دين الله قال كون ما تي حمد القران الله وحي قران الرحمن يا بامي هم كيمان الله الدوان القران ما كيمان الله بس ಸರ್ವಾತರಿಯುವನ್ನು ಬೆಟ್ಟೆಯನ್ನು ಅಲ್ಲಾಹ ಈ ಕುರಾನ್ ಮಾನಿ ತಿಯಾ ಬಾಮಿ ಹುಂದ ತುವಾನ್ ವಾನ ಬೆಹಿ ತಿವಂ ಅಲ್ಲಾಹ ಮತಿ ಕುಡ ಕೊನ್ನ ಮಸೆ ಹಂದುಮ ಕುರಮುನು ಹೆ ತಿಯಾ ಬಾಮಿ ಹಂದುಮ ಕುರನ್ ವಾನಮ ಅಲೈಬ್ ಬಿಸ್ಮಿಲ್ಲಾಹಿ ರಹ್ಮಾನ್ ರಹೀಮ್ ನೀಮಿಗೆ ದಾನ ಗೊತ್ತಕತ್ತ ಅಂದು ಕೊಂ ඒකම අල්ලාහම අල්ලාහ ගුළුම්බදෙහි කරන් දියාලු වන මේ ගුළුම්බදෙහි කරීමා ඒක නැන්නේ දුවා ඉජාබ කොත්තේවා නම පුරි ගස ඉන්සානු මුස්සේ ගොස්සවනි ඒ දුවා ඉජාබ කරවා තව කරා ඉතේ කිය සම ඉන්සාන ඒකම ඉදේකනු අල්ලාහ ඉහා තක්වාල ඉහා තක්වාල අල්ලාහ දෙත ඉහා යකින් කන් ඔයි මේ ඒකද ඉහා යකින් කන් ඔයි එහෙන් බෙන් අල්ලාහ ඉදේකනු ඒ මු පිටාල වගොත් නිකන් සබ්බේ නේද යකින් කන් ඔයි බය හංගුරාම තව ගේ බහුරි අංගුරාමත අල්ලාහ දෙතර යගින් කන් ඔතීම ඒ යගින් කන් ඔන්න ගොතකන් අද්දෝ එකන් තක්කොත් දෙවා අල්ලාහ කුදුසිය හරිසක වෙයි ප්‍රවාහන අන ඉන්ද වන්නි අද්දීවි තිමන් අල්ලාහ වඩි ගන්නවනි තිමන් අල්ලාහ දෙතර තිමන් අල්ලාහ අලා විස්නා ගොතකර හි කුරා ගොතශ එබැයි අල්ලාහ දෙතර ඉන්සාන යගින් කන් ඔජ්ජ කම් වා අල්ගොන් මන්න මී හොකිය අදින් වා හතෙන් මී අෆ්ගානිස්තාන හංගුරාම දිය මී හත රෂියා අෆ්ගානිස්තාන කුණ හංගුරාම රෂියා මිනිහක් මුස්ලිම කාරිමාලා මේුණනි කලෙම තිබෝ අල්ලාහු අල්ලාහ එනිකම් පරාතේ අදින නක්කම් කරක් කොත්තේ පරාතෙන් දෙච්චි එඳුගේ මුජාහිද එන අතන් හිය වර්ගෙ ඉදකොල අල්ලාහ දෙතර යකින් කම් දේනුම් වනි නිමුනි හොරියාක යකින කීයේ ඊමාන් කමුගේ එම මතී තරය යකින් යකින් කම් හොරජ්ජා වාගොන් නි එන අල්ලාහු අක්බර් කියදෙන් අන් කුරානාගේ මාදානුක අල්ලාහු අක්බර් යාඩුම් නානේ ඒ මුරිච්චබ් ගුගමාගෙන් ගොස් අල්ලාහ වර්තියාගෙන තේන් කර කාදමගෙන් දිය තේන් කර විශ්සයාගෙන් දිය කවමන තේන් කර දිය කොට ගොස් කුඩු කුඩු වෙන දිය තේන් කර මේ බොමු දශෙන් බඩින් ගොතෙන් වා එච්චෙන් තේන් කර බොම කුංගස් කුඩා යන ලෑ එයන් උනන හාස් බොම් මයින් උනන එච්චස හාස් බොඩ මිහා බොඩ එච්ච ඒ තේන් කරන් උන බොඩ එච්ච ඒ චී කියලා චී කුඩා යන දනි අදි හිදකොලක් වාද හිදකොලක් මින් අල්ලාහ් සුබ්හානහු තාලා ඉතර ඉන්සානගේ යකීන්කම් උරිමා එනගේ ඒ අල්ලාහ් දෙතර විශ්නි කොටන් අල්ලාහ් තමයි කොත්තේ එදී ඒ ඉතෙන් කරහලා මෙහෙම හදිගත අල්ලාහ් කියාදි වාහේ ඒ තංග පස්තනා කුරාවක වරගෙන කරාමයිත් ඒතන පාළවෙන් දිය බෑවරක් එදී කොම්නද අල්ලාහ් සුබ්හානහු තාලා දුවා ඉජාල් කොත්තේ බ්‍රහම වගුතුන් එතලාංගේ මතින් මියාදම කුරන්නේ එතලාංගයක් ගුළුම් බදහෙ ජියන්නා අර්ගුමෙන් නැහැ ගෙසින්සාර අල්ලාහමතින් හඳව කුරාණේ වර්මදේ එතලාංගමතින් හඳව කොල්ලාන්නේ අතවර දුස්මත් මොවේ හඳවයි අමාදු සුකරන් වයි මේ මුස්ලිමුනේ බුනේ උණී කීවේ නමාත කුරාණේ රසූලේ අම රස්මෙන් අදා කුරා ගොතුක සුන්නතා මුලින් පිළාවස බුනේ දිනකස් කා බුලේ සුකරා හරම කුරාණ හඳ කුරා ගොතෂේ ඒගොත කුරා මොනේ දා නමාදයි එම බරාබර පස්සොත් බාද නමාදම ඇස්ස වෙලෙ හිදින සිරාතන මුස්තකමස් කියාතේ දනේ මුස්තය දාන්න කොලේ මුරාද කි අදි නමාදුක සියාල කණුනේ නියම නමාදු කුරන්නේ නමාදුක සියාල කණුම බරාබරන් ඒ අදා කොප්පේ වදේ එනිහම කුරා ගොතකන් ඒ කුරා කිච්චා දා දනි දෙන් ඔයිත්තස් වල නැතිවන්න මි කුර නරංගල බායේ රසූලුල්ලාහි සල්ලල්ලාහු අලයිහි වසල්ලම් හදීස් වල එක් ගොත බායේ අස්සාව ගකන මි නමාදු කුර බි ගොත බායේ පනස් දෙස් අල්ලාහම තු හඳ මෙන් නු මේ මියකු මුස්ලිමු නේ බුනේ උනි ඉති කන්ත කුරා මිහම් දින නියොන් නකි ඒ ගොත කන්ත කෝගේ අල්ලාහ එනිහ කවති හඳ මෙන් නු කුර වානේ අල්ලාහ එනිහ කවති හඳ මකුරම් දේනු වෙච්ච නිහා ඔති අල්ලාහ කුලම් බදයි කුරෝ අල්ලාහ කුලම් බදයි කුරෝ එන සුදත් බා ඒ ජහරුන මහේ මුරනේ අරන් ඉච්චි කෑගෙන ගෑගේ ජහරුන මස් නියර් මීහ කොහරන් ඉච්චි කෑගෙන දෙතින් හතර හරවාන් බරන් එනගේ හරි ගඬ ගෞරු හුරි හා ඉච්චි බදල් වෙදෙන් දාන්තිය දිය හරි හැද හොතරේ අහරින් හැද හොතරේ මුලි මීහ ගාර ගඬ බදල් වෙදෙන් දාන එන කේ ඉච්චි මච්ච යාර දොල් කරේ කේ ඉච්චි මච්ච මුලි හරි ගඬ බදල් වෙදෙන් දාන අහරින් හැද නංගල කුරන් එමස් අදෙන් ඒ අල්ලාහ් මත තවබාවේ මිහිග යාගක හරාගෙන රොජ්ජය ඇති අදාකෝ එරුන් සාහවා ඔහු යකත් දෙම කියන්නේ නෝ එන දෙන් තවබායි මහමයි දුව හො එනගේ තවබ කබුල් කුරේ ඉස්ලාස් තේ තවබ ගන්න තවබයි දැන් සාරිස් දුව හන් දුස්තර ලැබලා හැමෙනි මිචනවා රොච්චි කිව සාහවා ඒ චින්තන මිද නැජිස් කා ජනවා රොච්චි ඒක ඒ චී මසාර ඔහු වයසු කරුණිය සේතාර විදේකලේ එවසු ජමනු පාල විදේකලේ වයසු කරුණී එවසු අවලියර විදේකලේ ඒකලේ පානම සමරේ ගණ තස්බියක් ඉදාලවන් ඉන්න ආයුරුග වශයගෙන් වා හුරිහා ගස්කහා ගස්සා හර්බතෙන් කෙරි පානම තස්බිය කිය ඒකෝ මි අලිෆාන ඉල්ලාද මුනි අබු මුස්ලිමුල් ඛෞලා අබු මුස්ලිමුල් ඛෞලා වයසු කරුණිය කියසෙයි වලි වෙන ගෙතරේ පහ කරේ දෙයි තකුවා වෙන වලි වෙන කියන තකුවා නේ දෙහි කියා වලි වෙන නෝ අද දෙහි වලි වෙන කියන්නේ ෂයිතානි වලි වෙන ෂයිතානි වලි වෙන නැත් දෙහි වලි වෙන මුලින්ම කියා කරෝ ෂයිතානි වලි වෙන ඒ ෂයිතාන බේන කොගෙන් කන්ත කරා මේ හොන්න යන් නරකවන්ත වෙරින් ඇයි අල්ලාහ් දෙනවට ගන්නවනි තන නරකවන්ත වෙරින් මීන අහතු හිදිය කසේ අහතර වපාත වෙන්නවා දැන් නරකවන්ත අල්ලාහ් මජබූරුන් ලබ්බා හති බයෙන් නුනේ නරක දැන් එනිහුම් බහෙන්නා හානේ එනිහුම් කියමත් වෙන්නවා නරක අල්ලාහ් හිගේ වට එගේ වට ගන්නවා ති අල්ලාහ්ගේ ඉල්මකේ එහෙම කියන්නේ එකා කෙන් ගන්නේ එබ්බස් ඉන්සානක එගේ තනක කි නරකවන්ත වෙරින් නේ ගේන මරු වීමද මිසාරක එන කුපුරුගමතික පාළු කුපුරුමතික මර වෙච්චියද ගුණයිදා මිසාරක ආපුචෝ එන කිකා කරෙන් නරකවන්ත වෙරෙන් අබතුක බතන්න වකයන්නා කිරෝන් එයි ගුරුවානා සුන්නයි එමියකු නරකවන්ත වෙරේකම එකි දීවි කොම්ම මියකු නරකවන්ත වෙරේකම අල්ගොනම සකි දෙන්ජි වෙන එයි මං කම දෙරෙන් බා එනෝ නී මං කම කොහෙන්නවා එහෙන් නියකන් අල්ගොනම කන්නේ ගෙන මිසාරක මිතාගති එබ්බස් කුජක ನಿಮ್ಮ ನುಗುಣವೇನು ಸ್ವರ್ಗವಂತವರಿಗೆ ನರಕವಂತವರಿಗೆ ಈ ನುಗುಣವೇ ಸ್ವರ್ಗವಂತವರಿಗೆ ನಿಸಾರಕ ಸ್ವರ್ಗವಂತವರು ಏನ ಎಮ್ಮೆ ಹೋಗಬೇಕು ಬೇಕಾಮಕ್ಕೆ ಹೋಗ್ತೇನೆ ನರಕ ಬನಿ ನರಕವಂತವರಿ ನಾ ಸ್ವರ್ಗವಂತರು ನಾ ಬನಿ ನೀಪಾಯ ಯಾಕಂತವಳು ನೀಪಾಯ ಗಲಂ ಬನಿ ಹೀಕಿ ಪಾಯ ಪೈ ಬನಿ ಜಪ್ತಾರೆ ಅದಕ್ಕೊಮ್ಮೆ ಮೀಯ ಕುಲ್ಲು ಮುಯಸ್ಸರು ನಿಮ್ಮ ಹುಲಿ ಕಲ ಅದು ಎಮ್ಮೆ ಎಕಮ ಕಟ್ಟಕ ತೈ ಹೆದ್ದೆ ಉನ್ನು ಕಂತತ್ತೆ ಏನ ಬನಿ ಪಹಿಯ ಹಾಗೆ ಏಕಮ ಏನ ಕೊಡ್ಬೇಕು ತೋಟಿ ಅದು ಬೈದು ಆತವರಿ ಎಮ್ಮೆ ಕುಮ ಸಾರ ಹೇ ಅಮಲ್ ಕುರಮ ಕುರಮ ಗೋಸ್ ನರಕಯ ಏನಯ ಕ್ಯಾವತೆಂ ಹೇ ಬರವ ಸ್ವರ್ಗ ಏನ ಸ್ವರ್ಗವಂತವರಿಗೆ ಅಮಲ್ ತ ಕುರಮ ಕುರಮ ಗೋಸ್ ಸ್ವರ್ಗಯ ಏನಯ ಕ್ಯಾವತೆಂ ಹೇ ಬರು ಮನಿಕುಂ ಏನ ನರಕವಂತವರಿಗೆ ಅಮಲ್ ಕುರೆ ಒಪ್ಪ ಏನ ಏಕಮ ಗೋಸ್ ಮರವಲೆಂ ಗೋಸ್ ನರಕಯ ರೇ ಏನ್ ಮುರಾದ ಕೀತಲ ಮರವಂ ಕ್ಯಾರಿ ಹೋಗ್ತ ಶೈತಾನ ಬಬದೇ ಬಗುದು ಸ್ವರ್ ನುರಕಾತರಿ ಬಗುತೆಂ ಏ ಅಬದು ದುವಾ ಕುರಂ ಜೇನೆ ಮರ್ಮತಿಗೆ ಸಾಧಿಸ್ಕೊತೆ ಶೈತಾನ ಹತರು ಫರಾತು ದಿಮಾ ಕೊಲ್ಲಾನೆ ವಗತುಗ ಏನ ಕಲಿವನು ಕೇನ ದುಲುಂ ಹಮ ಎಮ್ಮೆ ಬಹೆಕ್ಕೆ ಸಾವು ನರಕ ಏನ ಇಂ ಹಿಯೋ ಮಲ್ತ ಕೊಕ್ಕ ಮುಡೆ ಮುರಿ ಹಚ್ಚೆ ಪಾತ್ ಬೇಕು ಶಿರು ಗೆ ಲಕ್ಷ ಸಾರ ಮುನಿ ಏನ ದಿನ ನರಕ ಮುರಿ ಹಚ್ಚೆ ಪಾತ್ ಕ್ರಿಯಾ ಮಲ್ ಬಾತ್ ಎ ಬಹಿ ದೆಂ ಹಾದಿಸ್ ಕುರ ಬನಿ ಹಮ ಏಗತ ನರಕವಂತ ವೆರಿಯಕು ನರಕವಂತ ವೆರಿಂಗ ಅಮಲ್ತ ಕುರಮ ಕುರಮ ಗೋಸ್ ನರಕಯ ಕೇವತಿಂ ಹೇ ವರ ವಾಹಿನುಗ ಏನ ಸ್ವರ್ಗವಂತ ವೆರಿಂಗ ಅಮಲ್ತ ಸ್ವರ್ಗವದಿ ನಿರತಿ ಇಕಂತ ಮುರಿ ಸ್ವರ್ಗೇ ಶನಿವಾರ ಕ್ಯಾರಿಗೆ ನರಕ ಶನಿವಾರ ಕ್ಯಾರಿ ಏ ಮಿಸಾರ ನೀ ಹಕ್ಕು ಬಹಾರ ಯಹೂದಿಯೇ ಎಬ್ಬೆಸ್ ಹಿವ ಆಮೇಲೆ ನೋಕ ಸ್ವರ್ಗ ರಸೂಲುಲ್ಲಾಹಿ ಸಲ್ಲಲ್ಲಾಹು ಅಲೈಹಿ ವಸಲ್ಲಂ ಕರೆ ಯಹೂದಿ ಇನನೆ ಏನ ರಸೂಲುಲ್ಲಾಹಿ ಸಲ್ಲಲ್ಲಾಹು ಅಲೈಹಿ ವಸಲ್ಲಂ ಕರೆ ಹಂಗುರ ಆಮೇಗ ಯಾರ ಯಹೂದಿ ತಿವಿ ಅಹುದು ಇಜಾ ಯಾನ ಮುಹಾದ ಹೋಗೆನ್ ತಿವಿ ಎ ಮುಸ್ಲಿಮುನ್ನ ಇದು ಕೊಳ ಬಯ ಕೊ ಹಂಗುರ ಆಮ ಕರೆನ್ಯಾ ಮುಸ್ಲಿಮುನ್ನ ಎದ್ದಿಗೆ ಮುಸ್ಲಿಮುನ್ನ ಎ ಕೊಳ ಹಂಗುರ ಆಮ ಕರೆ ಎ ಗೊತ್ತ ಎಕಮಕು ಗಿನಾ ಹಂಗುರ ಆಮ ತಮ ಗೌರಿ ಯಮಿಹು ಅಹ ದಾಖಿಲಾ ಎದ್ದುವಾಕು ರಸೂಲುಲ್ಲಾಹಿ ಕರೆ ಹಂಗುರ ಆಮ ಗೆ ಯಹೂದಿ ಗೆ ಜಮಾಅತ್ ತಿರಲ್ಲದೆ ಮನೆ ಕಲೇನನ್ನ ಎಕ್ಕುತ್ತ ಹೆಚ್ಚು ವಿಸಿತ ಕಣ್ಣಾರ ಕಲೇನ ಕೇತಿವಿ ಅಲ್ಲಾಹ್ ರಸೂಲ ಅಹದು ಕಶವರ ಕೊಟ್ಟೆ ಎ ಅಹದು ವಫಾತರಿ ವಾಂಜಿ ಹೇನ ನುಹೆ ಗ್ಯಾನ ಇದ್ದು ಕೊಂ ಕೊಂ ಜವಾಬ್ ಹೇಜೆ ಕಲೇನ ದೇ ಅಲ್ಲಾಹ್ ಗೆ ಕಿಮನ್ನ ಹದಾಗೆ ಬಾಟ್ಟೆ ಕಿಮನ್ನ ಅಲ್ಲಾಹ್ ಗೆ ರಸೂಲ ಆವಿ ಅಹದು ಕಿಮನ್ನ ಮಿದನಿ ಕಲೇ ಗೆ ಪಾನ ಕಿಮನ್ನ ವಿವಾದು ಅಹದು ಪುರಿ ಹಮ ಕುರಾನ ಎ ವಫಾತರಿ ವಾಂಜಿ ಕಿಮನ್ನ ಮಿದನಿ ಕಲೇ ಮೆ ಹೆಕಿ ಬಾರೆ ಕಿಮನ್ನ ಮಿಹಂಗುರಾಮಾಗೆ ಮರುವೆ ಜಿಯಾ ಕಿಮನ್ನಗೆ ಹುರಿ ಹಾ ಮುದಲೆ ಮುಸ್ಲಿಮುನ್ನ ಹುರಿ ಹಾ ಮುದಲೆ ಪರಮುದಾಗರಿ ಬೇಕಾರೆ ಕಿಮನ್ನ ಮರುವೆ ಯಹೂದಿಯೇ ತವ ಕೈ ಫಾನ ಮರಬ್ಬೋ ಬಡು ಬೇಕಾರೆ ಬರ ಯಹೂದಿನ ಕಿ ಆಂಬೋ ತೆಕ್ಕೆ ಹುರಿ ಹಾ ಕಾರೆ ಹೆಂಗೆ ಬೇಕಾರೆ ಯಾ ಮಹಕು ರಸೂಲು ಕಾ ಯಾರಿ ಕುನ ಹುಕಮ ಯಾರಿ ಕುನ ಅಬುನ ಹುಂದು ವಾರ ಬರ ಪ್ರಬನಿ ಕೈ ಫಾನ ಮಂದೇನೆ ಗಂತೆ ಮುಗೆ ದಾರಿ ನಿಗೆ ಬೇಕಾರೆ ಮರಬ್ಬೋ ಬಡು ಪ್ರೋತನ್ಸ್ ಅಲ್ಲಾಹ್ ರಸೂಲ ಆಗಾರಿ ಹೆಕ್ಕು ಕಿಸ್ನಾ ಹೆಂಗೆ ಪ್ರೋತನ್ಸ್ ನಮಾದ ವಗುತ್ತೆ ಅದಿ ಎಮ್ಮೆ ಮಾ ಅಮಲೆನ್ನು ಸ್ವರ್ಗ ಇಸ್ನಾಲೆ ಎಮ್ಮೆ ಅವರ ಕ್ಯಾರಿಗೆ ಸ್ವರ್ಗ ನರಕ ಸತಿ ಹಣ ಯಾ ಕ್ಯಾರಿಗೆ ಎದ್ದು ಹೊರ ಸುಳ್ಳ ಸಹ ಗುರಾಮಗ ಸುಹಾದಿನ್ ಪರ ಹೈರಾಮ ಇತ್ತೆ ನೀ ಹಕ್ಕು ಮೆಹರ್ದ ನೀ ಹಕ್ಕು ಹುಲ್ಲವಾನ ಮುಸ್ಲಿಂ ಕಾಫರಂಗೆ ಬೋತ ಖಡಮ ನೀ ಮೈರ ಹೈರಾಮ ಇತ್ತೆ ಅಲ್ಲಾಹ್ ರಸೂಲ್ ಆರೆ ಹೇಳ್ದ ಅಲ್ಲಾಹ್ ರಸೂಲ್ ಆಯ್ ಹೇಳಿ ಹಾಡ ಹಿ ಬರುವ ಬಪ್ಪನಿ ಹೇರ್ದ ಅದೇ ಸುಕ್ರಲ್ಲಿ ಏನ ನರಕ ಹೇಳ್ದ ಇದಾಗುತ್ತೆ ಏನಾಗ ಮಗಾಮಕ್ಕೆ ನರಕ ಅದೇ ಜಿಹಾದು ಮೈದಾನಕ್ಕೆ ಏನಾಗಿದೆ ಜಿಹಾದು ಮೈದಾನಕ್ಕೆ ಎಮ್ಮೆ ಮಾಯ್ ಅಮಲು ಎತ್ತರೇಗೆ ಏನಾಗ ಹೇಳುವ ಅದು ಕಾಫರಂಗೆ ಬೋತ ಕಂಡ ಮೊಮ್ಮೆ ಇರುತ್ತೆ ಅದೇ ಸುಕ್ರ ಬೇಕಮ್ಮ ಏನಾಗ ಮಗಾಮಕ್ಕೆ ನರಕ ಅಸಾಧಕನ ಮೊರಂ ಹೈರಾಂಗ್ ಹೆಂಗೆ ಎತ್ತನ ಅಸ್ತಾವ ಬೇಕಾದ ಬೆಲ್ಲರಿ ಏನಕ್ಕಂತ ಕುರಾಗೋಯ್ ಎಮ್ಮೆ ಪಾವ ಯೋತಕ್ಕೆ ಕಾಫರಂತ ರತನು ಕುರಂ ಕುರಂ ಗೋಸ್ ಮೀನಾಕನ್ ನೇಗೆ ಮೀನಾ ದೇವನು ಹಿಸಾರ ಗೋಸ್ ವಾದೆ ಮಿಹುರಗುನಿ ಕಾಫರಂಗೆ ಲಷ್ಕರಗೆ ನೇದ ಎಮ್ಮೆ ಮೀನ ಹತ್ರ ಪರಾತ ನಿಕ್ಮ ಬೇಕಾದ അമിന്റെ എന്നെ കറുക അമിന്റെ അടിയാളെ മറുപടി അമിന്റെ അമിന്റെ മറുപടി എമ്മ മിസ് വർഗ നടക്കാവുന്ന ഞാൻ കയറി കൊമ്മി එහෙම හුස් දෝගු ආකට ඒරවස මිහුන් දෙකේ මිහුන් ගුණ හරලා කිය අල්ලාහුගේ දරින්නේ අදී අල්ලාහ මෙලෝ ගාන රහන අබ්නා අල්ලාහි ව අහිබ්බා කුර්ආන් අහරන කී කලාගේ දරින්නේ මෙලෝ ගාන අල්ලාහයි කුර්ආන් මොහම්මද් ගෆාන එකදී ෆන මුකාතබ කො මිහුන් ලියන්නේ මොනනේ අහරන කී මෙහෝ මිහු අල්ලාහයි කුර්ආන් මිහු කරමුන බලාරණ එක මරන් හදේ අවහ ඒ අල්ලාහගේ අතලත දෙවෙනි මරවගෙනද මරන් හදේ ඒ අල්ලාහගේ අදරතකෙන් අල්ලාහගේ අරිස්පයක වඤ්ඤාම හම්මරන්නේ දෙන්නා අල්ලාහ වහයි කරනක වාරදහම නේද දැන් යතමන්නව වබත මෙමා කත්තමතයි එමින් අතුම් පංකොක් පෙරකන්තව සබු නේද දෙන්නේ මරක නේද අදි එමින් ගතන යවද්දු අහදුම් අල්ලාහ කරන යවද්දු අහදුම් ලව් යුම්මරු අල්ෆ සනත එමින් ගතෙන් මීහුන් එදතේ මිහුන්න උමුරු එංහාසහර් ලිබේන ලිබේන නමයි උමරු වාගේ දුනියේගේ හයතෙන් මේ දහිවති බයක් කියසෙනි මරවා කන්නේ දෙනතේ එයි එමිහුන් රංගල බයන්නම එදෙනතා දුනියේගේ හයතෙන් මේ දහිවති බයක් කියසෙනි එමිහුන් හදා පුරු මුස්තෝ එමි මුරණි වකාලු ලන් යදකුලල් ජන්නත ඉල්ලා මං කාන හුදන් අව නසවරා මුස්සම බහ අනේ හි කී බෙදලිය නෙවාරද චරද වාගද එමි මුරණි යහූදියක නොත නසෝරායක වෙච්ච මීහක පියලා සෝරුගේ කන්වන්නා අපාලුලෙන් යදපුලල් ජන්නත ඉන්නා මං කාන හුදන් අව නසෝරා අල්ලාහ් කරන තිල්ක අමානි යොම් එහම හුස් එදුන්ත එදුන් ගර කන කියන යොගේ උතු හිතු ගවර අවාන අසුල තන් තන්තත් ඇකේයි දලීලෙන් නැති තම දුලුන් එමි හුම් බේර කර හුස් වාහකට ඇකේ ඔබ හැදලී නැති ඔබ හැදලී නැති කියන යොගේ පුනා එච්ච දෙතු කම දැන් එමි හුම් මරණ තිවන්න මේ ගෑග අලි පාන නොහි පානේ සාරිස්තු බහු කියලා සාරිස්තු බහු දැන් ඉෂා පාන ඒ දැන් තමස්තන නාර ඉන්ද අයියාම මවදුදා ගුණාලි විගම් බදුස් කොලකු ඒ හරම ගෑග අලි පාන පාන බදුස් කොලකු ඒ සාරිස්තු එමි හුම් මරණි ඒ මූසාගේ පාන තවරාත බල්ලව තුරු කරු බදා ගාතන් කරි පාන වඩයගෙන නෙයි ඒ සාරිස්තු හොය මිහුම් ගෙරි ගෙරි හදයන් අලකම් කෝ සාරිස්තු සන් ඒ සාරිස්තු වහ වන්නවන්න අසාබු දිවේ ඒ දැන් ඒදෙන් එමි හොන්න එක්කද බස් කොලක් පුරි නෑරීම මොනිමස් එන්නේ තේ සාහිත්‍ය තනන දවලි දේ සාහිත්‍යවාදී ඒ ඒරමි හොන් මායිත් පුරි තී කිනු එමි හොන් එබුණනි කියන්නේ තම එබ්ස් සමයි හුස් දවවාතක මේයි එමි හොන් බුණනි තිවන්න මෙන්නේ දුනිය ගබ්බ හොඳ දුනිය තිවන්න මෙන්න ටක ගබ්බ හොඳ දෙන් මිදිබ හුරි හා එන්න නැති කුත්තාන ඌරුන්නේ තිවන්න මගේ සිදුමතක් ටක අබ්බ හොඳ ඒ යහුදි දින කන්නව පදවේනේ ඒ මීහුන්ගේ දරකස් කර ඔන්නා ඒ අර නසෝර ක්‍රිස්තියානි දින පදවේනේ යහුදි දින කන්නව පදවේනේ ආන්‍යක ජෙහි ෆයින් ඒ දෝග වහත මේ කරා බේරතුන් දැක්කවන්නේ ඒ මනාරතුන් තයෝ قبة الصخرة قبة الصخرة قبة إننا هلا يدنا جهي فإننا يقول جهي فاكو يمر أتيم غندورة أتيم غندورة دامي هم مناهن تي هما دي وحين نيغوستا يمنا نيها ما تيدي كي يتا ودولي سمنا نيها هلي هلي هلي هلي اما مراوالي قول بسما بابا من نيدا نيها ما آكورن جي فردا جاديو سما عجي هما එහෙම වුණානේ දිවෙහින් තනක ගොස්සියා වුණානේ මාසියෝනාවීගේ එහෙම වුණානේ මූජිසාත මාසියෝනාවීගේ තමතක දරන්නේ කුණානේ හොසු මූජිසාත දිවෙහි හජ්ජත්තා මාසියෝනාවී නුහය රාසන මාසියෝනාවියා කැරි විහිෙන් වන්නේ කිනි එමුල මාසියෝනාවී වුණානේ එයා කොෂන් කරා දැන් මූණ මොසම විභාගතක දොරතන් හොල ගහුණානේ එයා කොෂන් කරා දැන් මාසියෝනාවීයා කැරි විහිෙන් වන්නේ කිනි දැන් එනි මම මිහෙන් එච්චෙන් තස කරා දිවෙහි එකොතක් දිවිහින් වුණා නෑ අයිස් දේ එජෙහි ෆයින්නකම වුණනි ඒ නුචෙයි නැහි දැන් නෝ ඒ දැකේ ලොකුවා ඒ නුචෙ ඔන්න නැහි දැක කක එයි ෆයින්නේ එකොතක ජෙහි ෆකම වුණනි හැම පොයි පොතුම සදි ඉල්මරි මිස දාන ජෙහි ෆය එයාල ගොන්න දෙන්න වෙද්ද කියම ෆොටෝ ලුංගල් ගොන්න දෙ කොනි ජෙහි ෆයින්නයි ජීවිතනේ කුබ්බත සසර එනිතනම් කියන්නේ ඒතරම මා තස්සිරේ සිහුන් දී සයිද සොරේ තස්සිරා බේරොත් ගෙන මුතන් දොරු තමයි එහෙන්ද ගෙන නුදී වුණා නේ රංගල පොයි තාකුණු හොරේ බාබට තස්සිරෙන් යකා බේරොත් edim Allah alam eta Suleyman alayhisalam ge kon mes kame me den ege ta ari me abora kanne ta ne sohha go tuga e koi kota kuliye ita ya be go tun gina ba agatan hori hedi pa hada Suleyman alayhisalam ge zamanu ge den eta le ge fanu ane ni jinnin be nun kulad wara kina kan datta jinnin be nun kan datta kuro ma jinnin be nun hunna ekade fana kore kanta tara insan no kore pada simbol kanta tak kore de jinni de na pa suwa yaar ane hadis tesna la hasada illa kisna ego tang edumen we deni hi yeki ban kiya ba ke deni hun ni bisawa e nemate kiya edumen ne te nai ke mane ki den dunia bihen tan ta kon ne de se nan di sa ba e chi ka ti mon na de ste ne de ni de kam ge de ma se dunia bi e ki dan sa to nya por de ti hatar do ni ken gure ni ane ko do akore ne to he man na sa tar fas to on ge pa e ko ta ne do ne do ne di ka ta ge ra ne ten hasa de ki no ba hasa de ki ane ka ho ge ki ba e ni man ni gura ga ta ma e hasa de e hi tu ge o tum ba ki e na ne nu di ba na ki ara ga e ti hala ko den da na ki ara ga ati en me no ba hasa de ki ti ma li gunas nu di gunas e na ge atu ge o ge nu wa e nu ba hasa ei fadahasa den ojjeka swarga kanwa ei erum hiyo kan takala ama ali pandar kala iya kuma hasada fa inna hasada ya kullu hasanat kama ta kullu nar hatab hadis ukra ei hasada inu ba hasada ei ane ka hoki bange ni e gotak gina ni ede enu ehen ni ede ei hasada ei hasada subhanallah adi algonum ni teren ha divehi pa ge divehi pa ha kollu han kala kanta tauka ಮರಗಿನೆ ಹಾ ಏಕತಂಗಮನಿ ಮತ್ತೆಲ್ಲಿ ಗುಣನೆ ಎದೆನವನೆ ಕೊಂದ ಸ್ಪಂದಿತೆನ ನವಸಿಂದ್ರ ನವಸೇ ದೇ ತಮಸೆ ಕುರಾನೆ ಕಿಯ ಕುರಿಯರಾಯಂದೈ ಎ ಎನ ಅತುಂಗೆ ನೀ ಮನ್ನಿ ಕುಳ ಗನವೆ ನೇ ದೇ ನಾನೆ ಕಮ ಕುರಿಯರಾಯಂದ ಅಲ್ಗನ ತೆರೆ ಕಂತ ಎನೋದ ನೇ ದೇ ನಾನೆ ಕಮ ಸದೆ ಗಂದ ಆಕನೆ ಕಕ ನೀ ಮತ್ತೆಲ್ಲಿ ದೇ ನಮಾನೆ ಕಕ ಎಲುನು ಹ ಉರಹೆಂಗಳಾನೆ ಏಕಮ ಆ ಎದೆ ಬಿನು ಫಾಲ ಕುರಾನೆ den manu taki kaya kan taki na falo swa ema e gehinge tere galon tere khasa ona kan tai algon tere mi adab tak gen nam mi nu ba sitata natta den dis warge vandam de nu ya madamanu kam ne ga marwa ne allah ga dur ta tru kan jena kom me ni kom me no mi kan nu ba sitata hore ore che in sa mo ne die yen ne kuna ka ne ago subhanallah alhamdulillah shukr la ilaha illa anta astaghfiruka wa atubu ilayk